हुन्छ हजुर। ल तपाईँको बन्द गऱ्यो भने चाहिँ झ्यार आउँदो रहेछ, नभए झ्यार आउँदो रहेछ, तपाईँकोबाट झ्यार आएछ। ल अब आज चाहिँ हामी निर्णय, नेतृत्व, समन्वय यो तिनवटा टपिक सक्छौँ। अब यो नेतृत्व धेरै लामो छ, तर त्यत्रो डिटेलमा जानु पर्दैन। निर्णय प्रक्रिया ठिकै ठिकै छ, समन्वय र त्यो चाहिँ होइन। अब सबभन्दा पहिला यो डिसिजन अलि इम्पोर्टेन्ट टपिक हो। तपाईँले निजामतीमा गएपछि, सार्वजनिक प्रशासन व्यवस्थापनमा गएपछि गर्ने नै निर्णय हो। निर्णय विभिन्न तहमा गरिन्छ। तपाईँ निर्णयकर्ताका रूपमा चाहिँ कार्यालय प्रमुख हुनुभयो भने निर्णयकर्ता हुनुहुन्छ, होइन भनेदेखि तपाईँ शाखा अधिकृत भनेको निर्णयका लागि कागजात तयार गर्ने, तथ्याङ्क खोज्ने, प्रमाण इभिडेन्सेसहरू खोज्ने, अनि त्यसपछि त्यसको विश्लेषण गर्ने र विकल्प सहित निर्णयका लागि प्रस्ताव गर्ने काममा संलग्न हुनुपर्छ। त्यसैले त निर्णय निर्माणमा शाखा अधिकृतको पदको ज्यादै महत्त्वपूर्ण भूमिका हो। त्यसैले निर्णय के हो, कसरी गरिन्छ भन्ने कुरा तपाईँले थाहा पाउनुपर्छ। नेपालमा निर्णय कसरी हुन्छ, के समस्या छन् भन्ने पनि। सबभन्दा पहिला निर्णयलाई परिभाषित गरौँ। हामीले अलिकति नीतिमा पनि, नीति तर्जुमाको बेलामा पढेका थियौँ। नीति तर्जुमामा जे गरिन्छ त्यो नै वास्तवमा निर्णयको पनि तरिका हो। निर्णय भनेको चाहिँ के गर्ने वा नगर्ने भन्ने अवस्था भएको बेलामा, होइन, के गर्ने वा नगर्ने भनेपछि दुविधा, त्यस्तो भएको बेलामा यसो गर्ने अर्थ वा यसो नगर्ने भन्ने टुङ्गोमा पुग्नु निर्णय हो, होइन, केही गर्नु वा नगर्नु, वाट टु डु ओर नट टु डु भन्ने अवस्थामा आइदर डु ओर नट टु डुमा पुग्नु चाहिँ निर्णय हो। तर निर्णयलाई हामी कसरी परिभाषित गर्न सक्छौँ त भन्दाखेरि, खासमा चाहिँ कुनै समस्याको समाधान गर्नका लागि सम्भावित विकल्पहरूको खोजी गर्ने र तिनको विश्लेषणका आधारमा उपयुक्त विकल्प छनौट गर्ने प्रक्रियालाई निर्णय भनिन्छ। त्यसले यो एकाडेमिक डेफिनेसन भनेको चाहिँ इट इज अ प्रोसेस अफ एक्सप्लोरिङ पोटेन्सियल अल्टरनेटिभ, एनालाइजिङ दोज अल्टरनेटिभ एन्ड चुजिङ वान बेस्ट अल्टरनेटिभ टु सल्भ सम प्रब्लम। केही समस्या तपाईँको अगाडि छ, समस्याको समाधानका निमित्त सम्भावित विकल्पहरूको खोजी गर्ने, विश्लेषण गर्ने र तिनीहरू मध्येबाट उत्तम विकल्प छनौट गर्ने प्रक्रियालाई हामी निर्णय भन्छौँ। अब यहाँ मैले केही समस्याको पहिचान र समाधानका लागि निर्णय गरिदो रहेछ भनेर भने, समस्यामा मात्रै सधैँ निर्णय हुँदैन, निर्णय अवसरलाई उपयोग गर्न पनि निर्णय गर्नुपर्ने हुन्छ। यु मे हेभ अपर्च्युनिटी, अनि त्यो अपर्च्युनिटीलाई कसरी उपयोग गर्ने भन्ने सन्दर्भमा पनि निर्णय नै गरिन्छ। त्यसैले तपाईँले चाहिँ जाँचमा अथवा आफ्नो नोटमा लेख्दा चाहिँ कुनै समस्याको समाधान गर्न वा अवसरको उपयोग गर्न उपलब्ध विकल्पको खोजी गर्ने र तिनको विश्लेषण गरी तिनीहरूमध्ये सबैभन्दा उपयुक्त विकल्पको छनौट गर्ने प्रक्रिया निर्णय हो भनेर भन्न सक्नुहुन्छ। यसरी तपाईँले चाहिँ निर्णयलाई के गर्न सक्नुहुन्छ, परिभाषित गर्न सक्नुहुन्छ। र अर्को लाइनमा त्यति लेखिसकेपछि, अर्थात् निर्णय भन्नाले देखाएका क्रियाकलापहरूको चरणबद्ध प्रक्रिया हो भनेर, आठवटा स्टेप हुन्छ निर्णयका चरणहरू, निर्णय प्रक्रियाका चरणहरू, तिनीहरूलाई नै डेफिनेसनमा लेख्न पनि सक्नुहुन्छ। है, एक लाइनमा माथिको डेफिनेसन अनि तलका क्रियाकलापहरूको चरणबद्ध प्रक्रियालाई निर्णय भनिन्छ भन्न भनेर त्यो आठवटा लेख्दा पनि हुन्छ। अनि प्लस तपाईँलाई जाँचमा चाहिँ निर्णयका चरणहरू उल्लेख गर्दै भनेर आउँछ धेरै जसो। त्यही भएर यहाँ मैले निर्णयलाई परिभाषित गर्दै भनेर अघि परिभाषित गर्नु, अब निर्णय निर्माणका चरणहरूको व्याख्या गर्नुहोस् भनेर भने, तर अब निर्णय निर्माणका चरण चाहिँ फेरि कहाँसम्म हुन्छ त भन्दा, यो मूल्याङ्कनसम्म हुन्छ नि। तपाईँले निर्णय निर्माण भनेको चाहिँ इट इज नट ओन्ली सेलेक्टिङ द बेस्ट अल्टरनेटिभ, बट डिसिजन मेकिङ प्रोसेस एन्ड्स ओन्ली इन दि पोइन्ट अफ इभ्यालुएटिङ दि सक्सेस ओर फेलियर अफ योर चोइस अफ अल्टरनेटिभ एन्ड इम्प्लिमेन्ट अफ द्याट अल्टरनेटिभ। छानेको विकल्प कार्यान्वयन गरेर सफल असफलताको जाँच गरेको अवस्थासम्म सबै डिसिजन मेकिङकै प्रोसेस हो। जसरी हामीले पोलिसी मेकिङ प्रोसेसमा इट इज ए प्रोसेस अफ फर्मुलेटिङ पोलिसी, इम्प्लिमेन्टिङ पोलिसी एन्ड इभ्यालुएटिङ पोलिसी भनेका थियौँ, डिसिजनमा पनि त्यही हो. इट इज अ प्रोसेस अफ चुजिङ बेस्ट अल्टरनेटिभ, इम्प्लिमेन्टिङ द्याट बेस्ट अल्टरनेटिभ एन्ड इभ्यालुएटिङ द इम्प्याक्ट अफ द्याट बेस्ट अल्टरनेटिभ. त्यसैले डिसिजन मेकिङ प्रोसेसलाई परिभाषित गर्दा चाहिँ यो कुनै समस्या समाधान गर्न वा अवसरको उपयोग गर्न विभिन्न विकल्पहरूमध्ये एक विकल्प छान्ने, त्यस्तो निर्णय त्यसलाई के अरे त्यसलाई कार्यान्वयन गर्ने, निर्णयका रूपमा एउटा विकल्प छान्ने, त्यस्तो निर्णयलाई कार्यान्वयन गर्ने र निर्णयको मूल्याङ्कन गर्नेसम्मका सबै क्रियाकलापहरू निर्णय निर्माण हुन् भनेर भन्नुपर्छ. पोलिसी मेकिङ भन्दा चाहिँ है, अनि के सरी डिसिजन मेकिङ भन्दा चाहिँ, तर डिसिजन के हो भन्दा चाहिँ अघि मैले भनेको कुनै समस्या समाधान गर्न वा अवसरको उपयोग गर्न सम्भावित विकल्प खोजी गर्ने, विश्लेषण गर्ने र तिनीहरूमध्ये उत्तम विकल्प छान्ने काम निर्णय हो भन्नुपर्छ. निर्णय निर्माण के हो भन्दा चाहिँ त्यसरी छानिएको विकल्प यानि कि निर्णयलाई एउटा त छान्ने नै हो प्लस त्यसलाई कार्यान्वयन गर्ने अनि त्यसको मूल्याङ्कन गर्ने, अनुगमन मूल्याङ्कन गर्ने सम्मका सबै काम. त्यसैले निर्णय निर्माणका चरणहरू व्याख्या गर्नुहोस् भनेपछि निर्णयलाई के अरे उपयुक्त विकल्पको रूपमा निर्णय छनौट गर्ने, विकल्प छनौट गर्ने यानि कि निर्णय गर्ने, त्यस्तोलाई कार्यान्वयन गर्ने र मूल्याङ्कन गर्ने सम्मका सम्पूर्ण क्रियाकलापहरू निर्णय निर्माणका चरणभित्र पर्छन्। यस बिचमा गरिने चरणबद्ध क्रियाकलापहरूलाई व्यायाअनुसार उल्लेख गर्न सकिन्छ भनेर अब तपाईँले तिनलाई लेख्ने हो या व्याख्या गर्नुहोस् भने पनि तपाईँले सहर त्यसलाई डिटेलमा जानै पर्दैन है. 8-9 वटा चरण हुन्छन्, अब ती चरणलाई लेख्यो भने त्यसैमा वास्तवमा पुगिहाल्छ, तिनको सबै डिटेल लेख्न जाँचमा भ्याउनुहुन्न. अब के हो त चरण भन्दाखेरि, कुनै पनि अलिकति क्लियर भएन भने मा पनि थोरै इलाबोरेट गरे हुन्छ. पहिलो चरण चाहिँ के हो त भन्दा समस्याको पहिचान, आइडेन्टिफिकेसन अफ प्रब्लम भन्छ. समस्याको पहिचान चाहिँ समस्या वा अवसर भनौँ न, निर्णय गर्नुपर्ने अवस्थामा सबभन्दा पहिला निर्णय समस्या वा अवसरका बेलामा गरिन्छ भनेपछि त्यस्तो के समस्या हो जसमा निर्णय गर्नु परेको होस् त्यो समस्यालाई पहिचान गर्ने काम सबभन्दा पहिला गरिन्छ निर्णय गर्दाखेरि. दोस्रो चरणमा चाहिँ निर्णयका आधारहरूको पहिचान गरिन्छ, आइडेन्टिफिकेसन अफ डिसिजन क्राइटेरिया है. निर्णयका आधार भनेपछि कुनै समस्या त भयो, अब त्यसलाई के का आधारमा निर्णय गर्ने त, जस्तो उदाहरणका लागि तपाईँलाई क्यानाडाको भिसा लाग्यो, यहाँ फर्स्ट पेपर पास गर्नुभएको छ, अथवा तपाईँलाई डिबी पर्यो, फर्स्ट पेपर पास गर्नुभएको छ, जाँच हुन्छ कि हुँदैन, टुङ्गो छैन, उताबाट आइसक्यो, लेटर आइसक्यो होइन, अब त्यो बेलामा तपाईँले चाहिँ निर्णय गर्नुपर्ने हुन्छ. दिस इज अल्सो योर प्रब्लम, दिस इज अल्सो योर अपर्च्युनिटी है. त्यसैले प्रब्लम अपर्च्युनिटी त भिसा लाग्नु, यता जाँच नहुनु, त्यो भयो अवस्था त्यही नै प्रब्लम वा अपर्च्युनिटी भयो. अब निर्णयका आधार चाहिँ के, कसरी तपाईँले निर्धारण गर्नुहुन्छ त, अब म अमेरिका वा क्यानाडा जाने कि यहीँ बसेर शाखा अधिकृत हुने भन्दा के का आधारमा त्यसको इभ्यालुएसन गर्नुहुन्छ, कुन चुज गर्नुहुन्छ भन्दा दुइटैको, शाखा अधिकृत हुँदा के तपाईँको अब त्यसको आधार के त, एउटा त सेटिस्फ्याक्सन इन लाइफ जीवनमा सन्तुष्टि एउटा आधार होला, दोस्रो चाहिँ प्रेस्टिज होइन, सम्मान समाजमा सोसल प्रेस्टिज अथवा प्रेस्टिज इन सोसाइटी त्यो अर्को होला, तेस्रो चाहिँ सर्भिस अफ द नेसन, देशको सेवा गर्ने अवसर अपर्च्युनिटी फर सर्भिङ द नेसन एन्ड पिपुल त्यो अर्को आधार होला, अनि त्यसपछि अर्निङ पैसा कमाउने समृद्धि जीवनको समृद्ध जीवन त्यो अर्को आधार होला है, अनि त्यसपछि आफूले दुःख पाए पनि आफ्नो छोराछोरी भविष्यको पुस्ताका लागि चाहिँ उनीहरूको भविष्य उज्जवल बनाउने भनेर 5 वटा आधार बनाउनु भयो भनेदेखि अब नेपालमा बस्दा ती 5 वटा मध्ये एउटामा कति प्राप्त हुन्छ, अर्कोमा कति, अर्कोमा कति, अर्को सबैलाई वेटेज दिनुहुन्छ, फेरि अब उता जाँदा चाहिँ त्यो सबै कुरामा कति हुन्छ होइन, 1 नम्बरमा अघि भनेको जीवनको सन्तुष्टिमा देशमा बस्दा कति आउट अफ 10 मानिलिउँ कति अङ्क आउने भयो, विदेश जाँदा आउट अफ 10 कति अङ्क आउने भयो, त्यसपछि गएर चाहिँ समाजमा त्यो सन्तुष्ट के अरे सम्मानमा नेपाल बस्दा जागिर खाँदा कति आउने भयो उता जाँदा, अब त्यसमा रिस्क पनि एनालिसिस गर्नुहुन्छ तपाईँ है, उहाँ गएर बेहाल हुने स्थिति पनि हुनसक्छ, राम्रो जब नपाउने यो त्यो आदि इत्यादि हुनसक्छ, अथवा यहीँ पनि तपाईँ जात दिँदा दिँदा फेल भएर त्यो उताको अवसर छोड्दाखेरि यता पनि रिस्क, त्यसैले त्यो बिइङ फेलियर इन नेपाल यसको रिस्क पनि एसेसमेन्ट गर्नु पर्यो, अनि त्यसपछि गेटिङ डिफिकल्टी इन एब्रोड त्यसको पनि रिस्क एनालिसिस गर्नु पर्यो हो. यसरी त्यो के आधार लिने त भनेर आधारको छनौट गरिन्छ. अघि मैले भने जीवनको सन्तुष्टि अनि पैसा कमाउने कुरा, समाजको आत्मसम्मानको कुरा, जोखिमको कुरा, होइन, परिवारको भविष्यको कुरा, यी चाहिँ आधार भए। यसरी निर्णय गर्दाखेरि त्यसको विकल्पलाई विश्लेषण गर्ने आधार, मूल्याङ्कन गर्ने आधार दोस्रोमा, तेस्रोमा चाहिँ ती आधारहरूको भार निर्माण निर्धारण भनेर भनिन्छ, एलोकेसन अफ वेट अफ क्राइटेरिया, के अरे त्यो क्राइटेरियाको वेट दिने कुरा है, कुनलाई कति अङ्क दिने। त सबभन्दा पहिला तपाईँले छोराछोरीको भविष्यलाई एक नम्बरमा राखेर सबभन्दा बढी वेटेज दिनुहुन्छ कि वा लाइफ सेटिस्फ्याक्सनलाई दिनुहुन्छ, त्यसमा भर पर्छ। त्यसरी ती आधारहरू मध्ये पनि पाँचवटामा कसलाई कति अङ्क दिने, आउट अफ 100 कुनलाई कति दिने भनेर त्यसको वेटेज निर्धारण गरिन्छ, महत्त्वका आधारमा, गहनताका आधारमा, आधारहरूको भार निर्धारण अथवा एलोकेसन अफ वेटेज, डिटर्मिनेसन अफ वेटेज अफ क्राइटेरिया। अर्को चाहिँ अब त्यसका आधारमा विकल्पहरूको विकास गरिन्छ है, अब त्यसपछि चाहिँ के अल्टरनेटिभ हुन्छ भनेर विकास गरिन्छ। अल्टरनेटिभ त अघि आइतर विदेश जाने या यहीँ बस्ने, यो गर्ने वा त्यो गर्ने, दुईटा बढीमा विकल्प तिनवटा हुन सक्लान्, दुई तिनवटा मोस्ट प्रोभाबल विकल्पहरू छनौट गरिन्छ अथवा खोजी गरिन्छ, विकास गरिन्छ, र ती प्रत्येक विकल्पको अघिका आधार र तिनको भारका आधारमा विश्लेषण गरिन्छ। अब विकल्प यसले यति, यो क्राइटेरियामा यति अङ्क ल्यायो, यो क्राइटेरियामा यति अङ्क, यो क्राइटेरियामा यति अङ्क, बीले यसमा यति, बीसले यसमा यति, यसमा यति, सीले यसमा यति, यसमा यति, एको रिस्क फ्याक्टर यति माइनस यति भयो, बीको रिस्क फ्याक्टर यति माइनस यति भयो, सीको रिस्क फ्याक्टर यति भनेर, यसरी एउटा इक्जाम्पल मात्रै दिएँ, त्यसरी चाहिँ म्याथमेटिकल्ली क्यालकुलेसन गरिन्छ, यानि कि विकल्पहरूको विश्लेषण त्यसरी गरिन्छ। तपाईँ अङ्कमै मेजर गर्न सक्ने, मोनिटरी भ्याल्युमा मेजर गर्न सक्ने नहुन सक्छन् कतिपय कुराहरू, एब्स्ट्र्याक्ट आस्पेक्ट्स पनि हुन सक्छन्, भ्याल्यु, नर्म्स, बिलिफ, सेटिस्फ्याक्सन, ह्याप्पिनेस, होइन, अब्जेक्टिभ अफ, गोल अफ लाइफ, यस्ता खालका पनि हुन्छन्। एनिवे ती सबैका आधारमा विकल्पको विश्लेषण गरिन्छ र उत्तम विकल्पको छनौट, भएका विकल्पहरू मध्ये कम्पेरिटिभली 100 मा 100 कुनै पनि हुँदैन, तर सबैभन्दा राम्रो कुन हुन्छ त्यसलाई छानिन्छ। त्यो उत्तम विकल्पको छनौट नै डिसिजन लिनु हो तपाईँले, यु टुक द डिसिजन, जाने बस्ने, होइन, डिसिजन त्यही हो, उत्तम विकल्पको छनौट गर्नुभयो। अनि त्यसपछि गएर निर्णय कार्यान्वयन, त्यो उत्तम विकल्पको छनौट निर्णय हो, अनि अर्को स्टेपमा चाहिँ इम्प्लिमेन्टेसन अफ अल्टरनेटिभ अर इम्प्लिमेन्टेसन अफ डिसिजन, त्यो निर्णयको कार्यान्वयन, अनि कार्यान्वयन पछि चाहिँ के गरिन्छ, निर्णयको प्रभावकारिताको मूल्याङ्कन गरिन्छ। यसरी 8वटा स्टेप्सहरू, आइडेन्टिफिकेसन अफ प्रब्लम, आइडेन्टिफिकेसन अफ डिसिजन क्राइटेरिया, एलोकेसन अफ वेटेज टु डिसिजन क्राइटेरिया, एक्सप्लोरेसन अथवा डेभलपमेन्ट अफ अल्टरनेटिभ, एनालिसिस अफ अल्टरनेटिभ बेस्ड अन क्राइटेरिया एन्ड देयर वेटेज, सेलेक्टिङ बेस्ट अल्टरनेटिभ, इम्प्लिमेन्टिङ द डिसिजन अर द अल्टरनेट बेस्ट अल्टरनेटिभ एन्ड इभ्यालुएसन अफ दि डिसिजन इफेक्टिभनेस, निर्णयको प्रभावकारिताको मूल्याङ्कन। सो दिज आर द स्टेप्स अफ डिसिजन मेकिङ है, यसका चरणहरू यी हामीले व्याख्या गरिहाल्यौँ। अब निर्णयलाई प्रभाव पार्ने विषयहरू के हुन सक्छन्, के कुराले निर्णय प्रभावित हुन्छ, निर्णय लिँदा त्यस्ता विषयहरूको कसरी सम्बोधन गर्न सकिन्छ, मौलिक उत्तर दिनुहोस् भनेपछि, देयर आर मेनी फ्याक्टर्स द्याट इफेक्ट टु द डिसिजन है, निर्णयलाई प्रभाव पार्ने चाहिँ धेरै कुराहरूबाट निर्णय प्रभावित हुन्छ, त्यस्ता प्रमुख के अरे फ्याक्टरहरू व्याए अनुसार छन् भनेर चाहिँ तपाईँले लेख्नुपर्ने हुन्छ। सबभन्दा पहिला त इन्भाइरोमेन्टल प्रेडिक्टेबिलिटी भन्छ, वातावरणको पूर्वानुमान योग्यता, यदि वातावरण पूर्वानुमान योग्य छ भनेदेखि सहज निर्णय गर्न सकिन्छ र त्यो निर्णय भोलि कार्यान्वयन पनि हुन्छ, वातावरण नै प्रेडिक्ट गर्न सकिँदैन भने निर्णय प्रभावित हुन्छ। त्यो भनेको चाहिँ के हो त भन्दाखेरि, उदाहरणका लागि तपाईँले कुनै एउटा आयोजना विकास गर्दै हुनुहुन्छ, तर त्यो आयोजना विकास गर्दाखेरि यो वर्षभरि मूल्य वृद्धि पनि हुँदैन, बन्द हडताल यो खालको कुनै प्रब्लम आउँदैन, कोभिड जस्तो खालको चाहिँ यो एपिडेमिकहरू आउँदैन, एकदम स्मुथ ढङ्गले कार्यान्वयन गर्न सकिन्छ भन्ने, एकदम प्रेडिक्टेबल वातावरण छ भने निर्णय इफेक्टिभ हुन्छ, इन्भाइरोमेन्ट चाहिँ अनप्रेडिक्टेबल छ भने इफेक्टिभ हुँदैन है। त्यसैले एउटा चाहिँ वातावरणको पूर्वानुमान योग्यता निर्णयलाई प्रभाव पार्ने प्रमुख तत्त्व हो, त्यो हामीले ख्याल गर्नुपर्छ। दोस्रो, तथ्याङ्कको उपलब्धता र गुणस्तर है, अभाइलेबिलिटी अफ डेटा एन्ड इट्स क्वालिटी, यदि तपाईँसँग पर्याप्त तथ्याङ्क छ र गुणस्तरीय तथ्याङ्क छ भने त्यस्तो निर्णय राम्ररी कार्यान्वयन हुने खालको हुन्छ, सफल हुन्छ, होइन बिना तथ्यमा आधारित भएर नन फ्याक्ट बेस्ड डिसिजन गर्नुभएको छ, मनोगत डिसिजन गर्नुभएको छ भने चाहिँ त्यो कार्यान्वयन हुँदैन, र त्यो चाहिँ भएका तथ्याङ्क पनि गलत तथ्याङ्कले गर्नुभएको छ भने सफल हुँदैन। अर्को चाहिँ निर्णयलाई केले प्रभावित पार्छ त तपाईँको भन्दाखेरि गभर्मेन्टको पोलिसी, स्ट्राटेजी होइन, अनि अब्जेक्टिभ, यी कुराले अब सिफ्ट भइरहेको छ त्यो। तपाईँले एउटा कुनै निर्णय गर्दै हुनुहुन्छ, तर तपाईँले गरेको निर्णय चाहिँ सरकारको उद्देश्य नीति कार्यक्रमसँग मिल्दो जुल्दो भयो भनेदेखि त्यस्तो निर्णय सफल हुन्छ, त्यसको प्रतिकूल भयो भने त्यो निर्णय सफल हुन्छ। सो अलवेज यु हेभ टु बी भेरी केयरफुल वाट इज द अब्जेक्टिभ अफ गभर्मेन्ट। समृद्ध नेपाल, सुखी नेपाली, अब त्यो गर्नलाई चाहिँ एकदम सामाजिक न्याय, समानता होइन, न्यूनतम रिसोर्स होइन, खर्चलाई कटौती गर्ने कुरा आदि के हो भनौँ न, गभर्मेन्टको अब्जेक्टिभ अनि पोलिसी कस्तो लिइरहेछ गभर्मेन्टले, उसका नयाँ स्ट्राटेजी के छन्, त्योबाट निर्णय प्रभावित हुन्छ। यु हेभ टु लुक आफ्टर अथवा लुक एट दिज फ्याक्टर है। त्यस्तै गरिकन तपाईँले निर्णयलाई चाहिँ निर्णयमा संलग्न अधिकारीहरूको भूमिकामा स्पष्टता र अधिकारको प्रत्यायोजन, यो कुराले निर्णयलाई प्रभावित गर्छ। कसले निर्णय कार्यान्वयन गर्ने, त्यसको कुन पार्ट कसले गर्ने, कुन विषयमा कसले निर्णय के अरे कसले चाहिँ कुनै काम गर्ने अधिकार राख्छ भनेर, त्यसैले भूमिका र अधिकारको स्पष्ट व्यवस्था गरियो भने निर्णय सफल हुन्छ, अस्पष्ट भयो भने हुँदैन। त्यसैले रोल्स एन्ड अथोरिटी अफ दि कन्सर्न स्टेक होल्डर, त्यसले पनि निर्णयलाई प्रभावित गर्छ। अर्को चाहिँ जोखिम वहनको तत्परता, जोखिम वहनको तत्परता भनेको चाहिँ रेडिनेस टु बियर रिस्क। कसै निर्णयकर्ताले जोखिम लिन्छ भने निर्णय सफल हुन पनि सक्छ, जोखिमै लिँदैन भनेदेखि त्यो निर्णय नै गर्दैन, अनिर्णयको बन्दी हुन्छ, निर्णयबाट लाभ लिने त पुरै भएन होइन। त्यसैले जोखिम वहन गर्न प्रतिको तत्परता, त्यसले पनि निर्णयलाई के गर्छ, प्रभाव पार्छ। सामाजिक सांस्कृतिक मूल्य प्रवृत्ति होइन, यो यसले पनि प्रभाव पार्छ। वाट इज द सोसल थट, पर्सेप्सन, भ्यालुज, नोर्म्स होइन, त्योसँग प्रतिकूल हुने खालको निर्णय छ भने कार्यान्वयन हुँदैन, त्यसलाई त्योसँग अनुकूल हुने खालको अथवा त्यसलाई हस्तक्षेप नगर्ने खालको निर्णय छ भने कार्यान्वयन हुन्छ। अर्को एउटा त सिम्पल निर्णयकर्ताको मनोवैज्ञानिक अवस्था, वाट इज द साइकोलोजिकल स्टाटस अफ डिसिजन मेकर। अब उसले कहिलेकाहीँ उसको साइकोलोजीले सही काम गरेन भनेदेखि खराब निर्णय हुनसक्छ, त्यसैले साइकोलोजिकल स्ट्याटसले पनि काम गर्छ, डिसिजन प्रभावित पार्छ। अर्को चाहिँ निर्णयलाई केले असर गर्छ त भन्दाखेरि यो व्यक्तिको व्यक्तिगत इन्ट्रेस्ट हुनसक्छ, बायसनेस हुनसक्छ, एक्सपिरियन्स हुनसक्छ, इन्ट्युसन हुनसक्छ है, व्यक्तिको आफ्नै इन्ट्रेस्ट केही हुनसक्छ, व्यक्तिको कसैप्रतिको विभेदित सोच धारणा बायसनेस हुनसक्छ, वा उसको एक्सपिरियन्सले पनि प्रभाव पार्छ। राम्रो एक्सपिरियन्स भएको मान्छे छ भने निर्णय सही गर्छ, एक्सपिरियन्स नभएको त्योभन्दा फरक क्षेत्रको एक्सपिरियन्स भएको छ भने निर्णय सही नहुनसक्छ। र उसको इन्ट्युसन भनेको उसको अन्तर्ज्ञानले पनि कहिलेकाहीँ निर्णय गर्ने बेलामा विवेकलाई प्रयोग गर्नुपर्छ, तर इन्ट्युसन त्यसले पनि कहिलेकाहीँ प्रभाव पार्छ। अनि अरूहरूको सल्लाह, तपाईँ कति सामान्य आफ्नै जीवनमा विचार गर्नुहोस् न, यो गर्ने वा नगर्ने भन्ने विषयमा लय लयमा लागेर तपाईँले गर्नुभयो, आफ्नो विवेक प्रयोग गर्नु भएन, खालि अर्काले जे भन्यो त्यो गर्ने हुनुभयो भनेदेखि निर्णय नराम्रो हुनसक्छ। तर ती सल्लाह दिने राम्रा भयो भने फेरि तपाईँकोले राम्रो निर्णय पनि गर्न सक्नुहुन्छ होइन। त्यसैले अरूहरूको सल्लाह, निर्णयका क्रममा कसले कसले सल्लाह दिन्छन्, त्यो सल्लाह कस्तो स्तरको छ भन्ने कुरा पनि एकदमै इम्पोर्टेन्ट हुन्छ। यस्ता कुराहरूले निर्णयलाई प्रभाव पार्छ भन्नु पर्यो है। अनि त्यसपछि निर्णय लिँदा त्यस्ता विषयहरूलाई कसरी सम्बोधन गर्न सकिन्छ त भन्दा, अब अघिका कुरालाई एउटा एउटा हेर्नुहोस्। सबभन्दा पहिला डिसिजन जहिले पनि के गर्नुपर्छ भन्दाखेरि फ्याक्ट बेस्ड, इभिडेन्स बेस्ड हुनुपर्छ है, तथ्यमा आधारित हुनुपर्छ। त्यसका लागि पर्याप्त तथ्याङ्कहरूको खोजी विश्लेषण गर्नुपर्छ र प्रत्येक निकायमा व्यवस्थापन सूचना प्रणालीको विकास गरेको हुन्छ भने तथ्याङ्क चाहिँ सहजै कम्प्युटर प्रणालीमा उपलब्ध हुन्छ डिसिजन मेकरलाई। त्यसले गर्दाखेरि सूचना व्यवस्थापन प्रणाली प्रत्येक निकायमा प्रभावकारी हुनुपर्छ, अटोमेटेड हुनुपर्छ र निर्णय गर्दाखेरि तथ्यहरूको खोजी र विश्लेषणका आधारमा गर्नुपर्छ, यानि कि इभिडेन्स बेस्ड गर्नुपर्छ एउटा। दोस्रो कुरा चाहिँ वातावरणको पूर्वानुमान गर्न सक्ने क्षमता हुनुपर्छ, जहिले पनि निर्णय गर्दाखेरि रिस्क फ्याक्टरलाई एज्युम्सन गर्नुपर्छ, के जोखिम सिर्जना हुनसक्छ भन्ने कुरालाई पूर्वानुमान गर्नुपर्छ र त्यो जोखिमलाई कसरी समाधान गर्ने भन्ने कुरा पनि निर्णय गर्दाकै बखत यस्तो जोखिम आउन सक्छ, त्यसलाई चाहिँ यसरी सम्बोधन गरेर त्यो जोखिमलाई न्यून गर्छु, मिनिमाइज गर्छु भनेर, त्यसैले जोखिमको पूर्वानुमान र त्यस्तो जोखिमको सामना गर्ने उपायहरूको पहिचान गर्नुपर्छ निर्णय गर्दाखेरि। अर्को निर्णय जहिले पनि के हुनुपर्छ त भन्दाखेरि समाजको सामाजिक मूल्य प्रवृत्ति सोचसँग डाइरेक्टली प्रतिकूल हुने खालको हुनु हुँदैन, त्यसलाई चाहिँ हस्तक्षेप गर्ने खालको, त्यसको विरुद्धमा जाने खालको हुनु हुँदैन, किनभने अल द पब्लिक डिसिजन्स आर फर द पिपुल, फर द सोसाइटी, एन्ड इफ दे मिसम्याच विथ द सोसल पर्सेप्सन बिलिफ भ्यालु देन सोसाइटी विल रिजेक्ट द्याट, सोसाइटी विल नन कम्प्लायन्स द्याट, होइन। त्यो भएपछि के हुन्छ त भन्दा कार्यान्वयन हुँदैन, त्यसरी त्यसमा हामीले ध्यान दिनुपर्ने हुन्छ। अर्को चाहिँ हामीले निर्णयकर्तालाई पर्याप्त स्रोत साधन अनि पर्याप्त यो के भन्छ समय र चाहिँ उसको मानसिक स्थिरताको वातावरणमा निर्णय गर्ने मौका दिनुपर्छ अथवा वातावरण सिर्जना गर्नुपर्छ। है, स्रोत साधन, समय र यो मानसिक स्थिरता स्वस्थतामा निर्णय गर्ने मौका दिनुपर्छ। दबाबमा, प्रेसरमा, होइन, लोभ मोह प्रलोभनमा, डरमा पारेर निर्णय गराउनु हुँदैन। त्यस्तो भयो भने पनि निर्णय चाहिँ प्रभावकारी हुन सक्दैन। निर्णयकर्ताहरूमा जोखिम वहन गर्ने क्षमता वृद्धि गराउनुपर्छ। त्यो कसरी गर्न सकिन्छ त भन्दाखेरि, एउटा त डिसिजन मेकिङ अनि लिडरसिप भनेको स्पेसिफिक क्वालिटी हुनुपर्छ व्यक्तिमा, त्यो विकास गर्न सक्यो ट्रेनिङ सेनिङबाट। अर्को चाहिँ असल नियतले गरेका कामको सरकारले संरक्षण गरिदिनु पर्यो, उसलाई चाहिँ कहिलेकाहीँ गल्ती हुने बित्तिकै कारवाहीको भागी चाहिँ उसिङ्गै हुने, तर तारा राम्रा काम हुँदा चाहिँ त्यसको लाभ चाहिँ राज्यले समाजले लिने भयो भने उनीहरूले के गर्छन् त भन्दा गल्तीको जिम्मा एक्लैले लिनु पर्दाखेरि जोखिम मोल्दैनन्। त्यसैले असल नियतका कामको संरक्षण गर्ने व्यवस्था हुनुपर्छ, त्यसले पनि निर्णयलाई चाहिँ नकारात्मक असर पार्नबाट चाहिँ बचाउँछ। अर्को चाहिँ निर्णयकर्तामा यो एक्सपर्टिज, एक्सपिरियन्स र चाहिँ फ्याक्टसँगको उचित ज्ञान सुनिश्चित गर्नका लागि के गर्नु पर्यो भन्दाखेरि, यो कर्मचारीहरूको व्यावसायिकताको अभिवृद्धि गर्नु पर्यो, निर्णयकर्ताको व्यावसायिकताको अभिवृद्धि गर्नु पर्यो, विशिष्टीकरणमा आधारित सार्वजनिक सेवा, विशिष्टीकरणमा आधारित निजामती सेवाको विकास गर्नु पर्यो, स्पेसलाइजेसन बेस्ड सिभिल सर्भिस, क्याडर बेस्ड करियर सिस्टम, त्यो गर्यो भनेदेखि चाहिँ कर्मचारीहरूमा एक्सपर्टिज हुन्छ, एक्सपिरियन्स भएको मान्छेले त्यो क्षेत्रमा निर्णय गर्छ, नेतृत्व गर्छ, त्यसले पनि चाहिँ महत्त्वपूर्ण हुन्छ। र अर्को चाहिँ के गर्नु पर्यो, निर्णय गर्दाखेरि चाहिँ विवेकलाई महत्त्व दिनु पर्यो, नट इमोसनलाई, इन्ट्युसनलाई, गट फिलिङलाई, त्यसलाई महत्त्व दिने व्यवस्था हुनु भएन विवेकलाई। त्यो पनि तथ्यमा माथि भनिहाले फ्याक्ट बेस्ड डिसिजनमा त्यो हुन सक्छ। र अर्को चाहिँ निर्णय गर्दा जहिले पनि विज्ञहरूको पर्याप्त राय सुझाव लिनुपर्छ, आफैले जान्ने भएर निर्णय गरियो भनेदेखि आफूलाई थाहा नभएको क्षेत्रमा फसिन्छ, त्यसैले त्यो सम्बन्धित क्षेत्रको एक्सपर्टहरूको भ्यू चाहिँ पर्याप्त लिनुपर्ने हुन्छ। विगतका निर्णय, नजिर, परम्परालाई हेर्नुपर्छ, है, विगतका निर्णय, त्यही सम्बन्धी विगतमा के निर्णय भएको थियो, त्यसको के प्रतिफल प्राप्त भएको थियो, रियाक्सन के थियो, हेरियो भने पनि यस्ता खालका समस्याहरूबाट मुक्त हुन सकिन्छ, ती विषयहरूबाटलाई सम्बोधन गर्न सकिन्छ, प्रभाव पार्ने विषयहरूलाई यसरी हामीले लेख्न सक्छौँ। अब निर्णयका आधारहरूले गर्दै नेपालको सार्वजनिक व्यवस्थापनमा निर्णय लिँदा त्यस्ता आधारहरूको के कति प्रयोग हुने गरेको छ उदाहरण सहित प्रस्तुत गर्नुहोस्। यो त भेरी सिम्पल भइहाल्यो, होइन, निर्णयका आधारहरू भनेको चाहिँ अब के हो त भन्दा, सबभन्दा पहिला त संविधान, ऐन, कानुन, यो कुरालाई हेर्नु पर्यो निर्णयको आधार। दोस्रो चाहिँ के हो त भन्दाखेरि, त्यो सम्बन्धित क्षेत्रको तथ्य, तथ्याङ्क, होइन, डेटाहरू, त्यो एकदमै महत्त्वपूर्ण आधार हो, डेटा बेगर हामीले आधार के अरे निर्णय लिन सक्दैनौँ। अनि त्यसपछि गएर त्यो विषयसँग सम्बन्धित सरकारका नीति, कार्यक्रम, योजना, ती पनि हेर्नुपर्ने हुन्छ। अघि चाहिँ संविधान हेऱ्यो, ऐन कानुन हेऱ्यो, कार्यविधि हेऱ्यो हेऱ्यो, होइन, अनि त्यसपछि गएर तथ्य तथ्याङ्क हेऱ्यो, अर्को चाहिँ सरकारका नीति, योजना, कार्यक्रम, त्योसँग प्रतिकूल हुने गरी पनि फेरि निर्णय लिनु भएन, ती पनि आधार हुन्। अनि त्यस्तै गरिकन अन्तर्राष्ट्रिय सन्धि, सम्झौता, प्रतिबद्धता हुन्छ नि, इन्टरनेसनल कन्भेन्सनहरू गर्छौँ हामीले, ट्रिटी गर्छौँ, कमिटमेन्टहरू गर्छौँ, होइन, जस्तो एसडिजी, एमडिजी जस्ता कमिटमेन्टहरू गर्छौँ भने चाहिँ यस्ता सन्धि, सम्झौता र प्रतिबद्धताहरू पनि निर्णयका आधार हुन्, त्यसमा टेकेर हामीले निर्णय लिन्छौँ। अर्को चाहिँ यो सरकारवालाहरूको माग र पृष्ठपोषण, डिमान्ड एन्ड फिडब्याक अफ स्टेक होल्डर, त्यही क्षेत्रका स्टेक होल्डरहरूले के कस्ता मागहरू राखेका छन्, के कस्ता प्रतिक्रियाहरू दिएका छन्, त्यसलाई पनि हेर्नुपर्छ निर्णय गर्नुभन्दा पहिला। यस्तै गरिकन हामीले निर्णयकर्ताको अधिकार र कानुनी सीमा, त्यो पनि आधार हो। कसैले कुनै निर्णय गर्न गर्छ वा गर्दैन भन्ने कुरा चाहिँ उसलाई कति अधिकार छ भन्ने कुराले निर्धारण गर्छ, र कानुनले उसलाई कति बाँधेको छ भन्ने कुराले निर्धारण गर्छ। त्यसैले निर्णयकर्ताको अधिकार क्षेत्र र कानुनी सीमा पनि आधार हो। त्योभन्दा बाहिर गएर कहिले पनि निर्णय गर्नु हुँदैन, यस्तो निर्णय कार्यान्वयन हुँदैन, अथवा निर्णयकर्तालाई नै के हुन्छ कारवाही हुन सक्छ, वा त्यो अथोरिटीको मिसयुज गरेको पनि ठहर छ। होइन, अर्को चाहिँ निर्णयको आधार भनेको सङ्गठनको आन्तरिक बजेट र कार्यक्रम, कति पैसा छ, के कार्यक्रम छ, त्यो नहेरिकन पनि हामीले निर्णय गर्न सक्दैनौँ, त्यो पनि आधार हो। भने अर्को चाहिँ निर्णयकर्ताका मातहतका कर्मचारीहरू पनि त आधार हुन्, उनीहरूले कस्तो राय दिन्छन्, कस्तो सल्लाह सुझाव दिन्छन्, होइन। अनि त्यसपछि गरी नागरिक समाज, त्यसपछि यो के भन्छ स्वार्थ समूह, दबाव समूह, आम सञ्चार, तिनीहरूका प्रतिक्रियाहरू, तिनीहरूका भनौँ न आवाजहरू, तिनीहरूका फिडब्याकहरू, त्यो पनि निर्णयका आधार हुन्छन्। अर्को चाहिँ एउटा मेन कुरा त अघिदेखि मैले भनेको सामाजिक, सांस्कृतिक र भौगोलिक परिस्थिति, वस्तुस्थिति पनि एउटा आधार हो। यहाँ यस्तो निर्णय गर्दा के हुन्छ भन्ने कुरा चाहिँ हामीले त्यहाँको सामाजिक सांस्कृतिक अवस्था के छ, मूल्य धारणा के छ, होइन, प्रतिक्रिया के छ, अनि भौगोलिक अवस्थिति के छ, त्यो कुरा पनि एउटा धेरै महत्त्वपूर्ण आधार हुन्छ। र अर्को एउटा चाहिँ के हो निर्णयको आधार भन्दाखेरि चाहिँ निर्णयकर्ताको पृष्ठभूमि, निर्णयकर्ताको मानसिक अवस्था र निर्णयकर्ताको अन्तर्ज्ञान है, विवेक, यो पनि अर्को आधार हो। अरू जति यो चाहिँ ऱ्यासनल हुनुहुन्छ पर्छ भने पनि वास्तवमा मान्छेले गर्ने हो। अब उसको पृष्ठभूमि कस्तो छ, उसको विवेक कस्तो छ, कस्तो प्रयोग गर्छ उसले, अन्तर्ज्ञान, इमोसनल आस्पेक्ट्स, यी कुराहरूले पनि भावनात्मक कुरा, संवेगात्मक कुराले पनि निर्णयलाई प्रभाव पार्छ, र त्यसलाई पनि आधार लिएर उसले अल्टिमेटली चाहिँ आफ्नो हृदयलाई सोधेर कुनै काहीँ कन्फ्युजन भएको बेलामा पनि निर्णय गर्छ। सो दिज आर द बेसिस अफ मेकिङ डिसिजन। अनि सार्वजनिक व्यवस्थापनमा निर्णय लिँदा नेपालमा त्यस्ता आधारहरूको कतिको प्रयोग हुने गरेको छ, उदाहरण सहित लेख्नुहोस् भन्दाखेरि चाहिँ अब नेपालमा खास गरिकन निर्णय गर्दाखेरि चाहिँ हामी के आधारमा, दुई नम्बरमा डेटा एन्ड इन्फर्मेसन भनेको थियो नि, हामीसँग वी आर भेरी पुअर इन डेटा एन्ड इन्फर्मेसन। हामीले प्रायः सब्जेक्टिभ एनालिसिस गरेर निर्णय गर्ने गर्छौँ। त्यो भनेको चाहिँ के हो त भन्दा यो विषयगत विश्लेषण गरेर निर्णय गर्छौँ, फ्याक्ट बेस गर्दैनौँ। त्यसैले फ्याक्टलाई, सूचना तथ्याङ्कलाई हामीले पर्याप्त आधारका रूपमा लिन सकेका छैनौँ। तर अब हामीले निर्णय गर्दा जहिले पनि संविधान, ऐन, कानुन, कार्यविधि, त्यो त्यसलाई चाहिँ मूल आधारका रूपमा हामीले लिने गरेको छ। संविधानलाई आधार, संविधानको धारा यति, उपधारा यति, बमोजिम यसो गर्नु उपयुक्त हुन्छ भनेर, अथवा चाहिँ यो ऐनको यति धारा बमोजिम यस्तो निर्णय गरिएको छ, गर्नुपर्छ भनेर यसरी हामीले निर्णय गर्छौँ। त्यसरी संविधान, ऐन, नियम, कार्यविधि, यिनीहरूको चाहिँ हामी कहाँ प्रयोग भएको छ, यो आधार प्रयोग भएको चाहिँ आधारको कुरा गरिराखेको छु मैले। र हामीले चाहिँ अब एउटा अन्तर्राष्ट्रिय सन्धि सम्झौता धेरैको पक्ष राष्ट्र भएकोले तिनीहरूलाई पनि हामी निर्णय गर्दाखेरि आधार लिन्छौँ। र हाम्रो बजेट, नीति, योजना, कार्यक्रम आदि सबै निर्णय गरेर आएका दस्तावेजहरू हुन्, तिनीहरूलाई हेऱ्यो भने हामीले चाहिँ अन्तर्राष्ट्रिय घोषणाहरू, प्रतिबद्धताहरू, लक्ष्यहरू अनुकूल हुने गरेर बनाएका छौँ। जस्तो हाम्रो आवधिक योजना SDG कार्यान्वयन गर्ने गरी गरेका छौँ, प्रादेशिक र स्थानीय योजना पनि यसको आन्तरिकीकरण, स्थानीयकरण गर्ने गरी गरेका छौँ, होइन। हामीले विभिन्न निर्णयहरू चाहिँ मुलुकलाई LDC ग्रेजुएसन गर्ने गरी, मिडल इन्कम कन्ट्रीमा 2030 पुर्याउने गरी गरेका छौँ। त्यो चाहिँ इन्टरनेसनल गोल्स एन्ड कमिटमेन्टसँग अलाइन गर्ने गरिकन हामीले पनि त्यसलाई पनि आधार लिएर निर्णय गर्ने गर्छौँ। अब त्यसपछि अर्को चाहिँ यो ज्यादै महत्त्वपूर्ण कुरा चाहिँ ऱ्यासनल एनालिसिस हुनुपर्ने भन्ने जुन अघि भनिएको थियो, त्यो चाहिँ हामी कहाँ हुने गरेको छैन। हामीले चाहिँ इमोसनल पक्ष अनि इन्फ्लुएन्स, इन्ट्रेस्ट, पोलिटिकल प्रेसर, यस्ता कुराबाट हामी निर्णय लिन्छौँ। के का आधारमा? मन्त्रीले यसो गर्नुहोस् भनेपछि त्यसैले आधार बनाएर गरिदिन्छौँ, के को तथ्य तथ्याङ्क विकल्प हामी जाँदैनौँ, प्रधानमन्त्रीले यस्तो गर्नुहोस् भनेपछि त्यसैलाई बनाएर गर्छौँ, वा कसैले चाहिँ कुनैले घुस दिएला, आर्थिक लोभ प्रलोभन देखाउला, होइन यो दियो भने हामीले पोलिटिकलले पनि के भनेको छ, राज्यको उद्देश्य लक्ष्य के छ त्यो पनि छोडिदिएर अन्तिममा त्यसलाई मूल आधार बनाउँछ, भनेको एक्सटर्नल फ्याक्टर्सहरू, इन्फ्लुएन्सेसहरू, पोलिटिकल इन्टरभेन्सन, यो चाहिँ बढी प्रभाव पारिराखेको छ निर्णयमा, तिनलाई हामीले बढी आधार लिने गरेका छौँ। यदा कदा धेरै अवस्थामा चाहिँ निर्णयमा व्यक्तिको अन्तर्ज्ञान, इन्ट्युसनको धेरै प्रयोग हुने गरेको देखिन्छ, र धेरै निर्णयहरू, प्रशासनिक निर्णयहरू इमोसनल्ली हुने गरेका छन्, जसले गर्दाखेरि चाहिँ कार्यान्वयन हुँदैनन्, तिनले लाभ राज्यको हितमा काम दिँदैनन् इमोसनल्ली। किन त भन्दा जब व्यक्तिसँग तथ्य तथ्याङ्क हुँदैन, विश्लेषण गर्ने क्षमता हुँदैन, त्यो भएपछि उसले अब आफ्नो मनले जे देख्छ, हृदयले जे देख्छ त्यो गर्छ, हृदय भनेको इमोसनको घर हो, होइन? अर्को कुरा, हामी कहाँ चाहिँ एक्सपर्ट भ्यू एउटा आधार हो भनेर भनेको थिएँ नि मैले, हो त्यो स्किम म सबैभन्दा ठुलो मान्छे, अब यिनीहरूलाई के थाहा छ र त्यो भएर हामीले त्यसरी सोध्दैनौँ, त्यसैले एक्सपर्ट भ्यू कम लिने गरेका छौँ। त्यसैले माथि उल्लेख गरिएका आधारहरूको केही हदसम्म प्रयोग भए पनि अथवा धेरै हदसम्म भए तापनि खास नभई नहुने चाहिँ विवेकशीलता, तथ्य तथ्याङ्क, त्यसको विश्लेषण, विज्ञहरूको राय, अनि त्यसपछि मिडिया, आम सञ्चार जगत, नागरिकको पृष्ठपोषण, अनि सामाजिक सांस्कृतिक मूल्य मान्यता, यी महत्त्वपूर्ण पक्षहरूको चाहिँ ख्याल नगरिकन हामीले निर्णय गर्ने गरेका छौँ, महत्त्वपूर्ण आधारहरूको ख्याल नगरिकन निर्णय गर्ने गरेका छौँ। त्यसैले यी आधारको पुरै प्रयोग भएको छैन पनि होइन, भएको छ, तर चाहिँ निर्णयलाई बढी कार्यान्वयन योग्य, यथार्थपरक, वस्तुनिष्ठ बनाउन चाहिने फ्याक्टबेस आधारहरूको प्रयोग चाहिँ कम हुने गरेको छ भनेर लेख्नु पर्यो। त्यसपछि गएर निर्णयका प्रकारहरूको चर्चा गर्नुहोस्। सार्वजनिक व्यवस्थापनमा कस्ता प्रकार, प्राय कस्ता प्रकारका निर्णयहरू गर्नुपर्ने हुन्छ, कारण सहित प्रस्तुत हुनुहोस् भनेर, होइन? अब निर्णयका प्रकारको कुरा गर्नुहुन्छ भने विभिन्न किसिमका प्रकार हुन्छन् निर्णयका, जस्तो कार्यक्रमिक निर्णय र गैर कार्यक्रमिक निर्णय भन्ने हुन्छ है, प्रोग्राम्ड डिसिजन र नन प्रोग्राम डिसिजन। प्रोग्राम डिसिजन या प्रोग्राम मात्र होइन, इडी सहितको प्रोग्राम डिसिजन, त्यो भनेको के हो भने कार्यक्रमिक निर्णय, भनेको यो वर्षको कार्यक्रममा परेको छ, असार मसान्तभित्रमा, असोज मसान्तसम्ममा यो गर्ने भनेर पहिल्यै छ भनेदेखि त्यस्तोलाई हामी कार्यक्रमिक भन्छौँ। क्यालेन्डरमा छ, वार्षिक कार्यक्रममा छ, योजनामा छ, र त्यो अनुसार त्यही समयमा त्यही त्यो के प्रक्रिया बमोजिम हामीले निर्णय गर्छौँ भने त्यो प्रोग्राम डिसिजन। इट्स भेरी इजी वे, पब्लिक एडमिनिस्ट्रेसनमा पछिल्लो उसमा आउँछ, धेरै यस्तै खाले निर्णय हुन्छ। नन प्रोग्राम्ड भनेको चाहिँ के हो त भन्दा अगैर कार्यक्रमिक, कार्यक्रममा छैन, पहिले योजना गरिया छैन, फोर्सी गरिया छैन, तर आकस्मिक रूपमा गर्नु पर्यो भने त्यसलाई चाहिँ नन प्रोग्राम डिसिजन भनेर भन्छ। पब्लिक एडमिनिस्ट्रेसन हेज टु डिल सो मेनी थिङ्स, द्याट्स वाइ एभ्रिथिङ कान्ट बी प्लान प्रिभियसली इन एडभान्स, सो द्याट्स वाइ इट हेज टु डिल विथ मेनी नन प्रोग्राम डिसिजन अल्सो, है, गैर कार्यक्रमिक निर्णयहरू पनि गर्नुपर्छ सिचुएसन हेरेर, प्लानभन्दा बाहिरका, अहिले कोभिडलाई डिल गर्न कति निर्णयहरू गरिरहनु परेको छ, होइन? एकैचोटि अनएक्सपेक्टेड हिसाबले भूकम्प आयो, कस्ता कस्ता निर्णयहरू गर्नुपर्ने हुन्छ, वा चाहिँ कुनै जिल्लाको सिडिओ, सहायक सिडिओ हुनुहुन्थ्यो तपाईँ, बाढी पहिरो यसरी गयो त्यो बेलामा एकदम इमिडिएटली चाहिँ डिसिजन गर्नुपर्ने हुन्छ, त्यस्तोलाई हामी नन प्रोग्राम डिसिजन भन्छौँ भने। अनि अर्को चाहिँ एउटा के हुन्छ भने स्ट्राटेजिक डिसिजन एन्ड अपरेटिभ डिसिजन भन्ने हुन्छ, है, रणनीतिक वा नीतिगत भने पनि हुन्छ, रणनीतिक निर्णय र कार्य सञ्चालन निर्णय भन्ने हुन्छ, है। रणनीतिक स्ट्राटेजिक भनेको चाहिँ लङ टर्मका लागि गरिने निर्णय भयो, यो पोलिसी इन्टरभेन्सन, पोलिसी डिसिजन हो भनेदेखि, अपरेटिभ भनेको चाहिँ नीति, योजना, कार्यक्रम आदिलाई कार्यान्वयन गर्न डे टु डेमा गरिने निर्णय चाहिँ अपरेटिभ डिसिजन हो, कार्य सञ्चालन निर्णय हो। अर्को निर्णयलाई इन्डिभिजुअल डिसिजन र ग्रुप डिसिजन पनि भन्न सकिन्छ, है, व्यक्ति एक्लैले गर्नुपर्ने, उसमा मात्रै अधिकार हुने, र समूहमा सामूहिक रूपमा गर्ने भयो भने सामूहिक भयो, त्यसैले इन्डिभिजुअल एन्ड ग्रुप डिसिजन भनेर भनिन्छ। अर्को एउटा चाहिँ पोलिसी एन्ड एडमिनिस्ट्रेटिभ डिसिजन, माथिको स्ट्राटेजिक र अपरेटिभ जस्तै हो, यो चाहिँ खालि नाम मात्रै फरक हो, पोलिसी डिसिजन एन्ड यो चाहिँ एडमिनिस्ट्रेटिभ डिसिजन। नीतिगत निर्णय प्राय पोलिटिक्सले गर्छ, एडमिनिस्ट्रेटिभ डिसिजन प्रशासनले गर्छ, कार्यान्वयन गर्ने डिसिजन एडमिनिस्ट्रेटिभ हो, के गर्ने भनेर रणनीतिक डिसिजन चाहिँ पोलिसी डिसिजन हो। कहिले काहीँ निर्णयलाई एडहक डिसिजन भनेर पनि भनिन्छ, तदर्थ निर्णय, यो चाहिँ तत्कालै अस्थायी समाधानका लागि कुनै काम तत्काल भनौँ न सम्बोधन गर्न वा समाधान गर्न वा काम गर्नलाई गरिने निर्णय एडहक बेसिसको डिसिजन भनिन्छ। कुनै प्लान पनि थिएन, प्रोग्राम पनि थिएन, अनि त्यसको पूर्व तयारी पनि थिएन, होइन, तत्कालै कुनै काम गर्नु पऱ्यो, इमिडिएटली गरियो भने त्यसलाई एडहक डिसिजन भनेर भनिन्छ। कतिपय अवस्थामा एडहक डिसिजन इज ए फ्लेक्सिबल अल्टरनेटिभ टु म्यानेजर, सो इट हेज टु बी युज मेनी टाइम्स इन डेली लाइफ। अनि यो गर्न सक्ने क्षमता हुनु राम्रो कुरा हो एडहकको पनि है। र लास्ट एउटा चाहिँ म्यानेजरियल एन्ड फङ्सनल डिसिजन भन्ने पनि हुन्छ, व्यवस्थापकीय निर्णय र कार्य के भयो क्रियागत कार्यगत निर्णय, यो सबै स्ट्राटेजिक र अपरेसन पोलिसी र एडमिनिस्ट्रेटिभ अनि म्यानेजरियल र फङ्सनल भनेको उस्तै उस्तै हो हुन चाहिँ। खास गरी तपाईँले के बुझ्नु पऱ्यो भने प्रोग्राम र नन प्रोग्राम हुनसक्छ र लङ टर्म र इमिडिएट हुनसक्छ, होइन, यसरी चाहिँ हामीले भन्न सक्छौँ डिसिजनका प्रकारहरूलाई चाहिँ हामीले यसरी भन्न सक्छौँ। अब यति भनिसकेपछि यो साधन व्यवस्थापनमा प्राय कस्ता निर्णयहरू गर्नुपर्ने हुन्छ भन्दा साधन व्यवस्थापनमा चाहिँ 60% भन्दा बढी निर्णयहरू चाहिँ प्रोग्रामड निर्णय कार्यक्रमिक निर्णय गर्नुपर्ने हुन्छ। त्यस्तै गरिकन अफन सार्वजनिक प्रशासन सार्वजनिक व्यवस्थापनले अपरेटिभ डिसिजन गर्ने हो, कार्य सञ्चालनगत निर्णयहरू गर्ने हो, र यसमा प्राय चाहिँ इन्डिभिजुअल डिसिजन धेरै हुन्छ, यदा कदा ग्रुप डिसिजन पनि गर्नुपर्ने हुन्छ, तर धेरै चाहिँ इन्डिभिजुअल जोसँग चाहिँ अधिकार हुन्छ उसले त्यो विषयमा एक्लै निर्णय गर्छ, धेरै निर्णयहरू इन्डिभिजुअल हुन्छन्, अरूको राय लिए पनि हो हुन्छ वा हुँदैन भनेर चाहिँ एउटाले भन्नुपर्छ। र खास गरिकन हामी कहाँ सार्वजनिक प्रशासनमा चाहिँ एडमिनिस्ट्रेटिभ डिसिजन हुने हो, पोलिसी डिसिजन भन्दा पनि प्रशासन व्यवस्थापनले चाहिँ एडमिनिस्ट्रेटिभ डिसिजन गर्ने हो र फङ्सनल लेभलको डिसिजन गर्ने हो माथिका मध्ये। तर यति भन्दा भन्दै पनि माथिल्लो तहको साधन प्रशासनका अधिकारीहरूले के गर्छन् त भन्दा स्ट्राटेजिक वा पोलिसी डिसिजन पनि लिन्छन्, होइन, यदा कदा साधन प्रशासनले अन्यलतामा काम गर्नुपर्ने भएकोले धेरै एडहक डिसिजनहरू पनि गर्नुपर्ने हुन्छ, र त्यसपछि गएर माथिल्लो तहको व्यवस्थापनले म्यानेजरियल डिसिजनहरू पनि लिन्छ। तर बढी भनेको चाहिँ प्रोग्रामड एडमिनिस्ट्रेटिभ अपरेटिभ अथवा अपरेसनल लेभल अनि त्यसपछि गएर चाहिँ यो के भन्छ फङ्सनल लेभलको डिसिजनहरू गर्नुपर्ने हुन्छ सार्वजनिक प्रशासन वा व्यवस्थापनले। कारण सहित भन्दाखेरि त मैले सिद्धान्तहरूको परिचय दिँदै नेपालको प्रशासनमा निर्णय गर्दा कुन सिद्धान्तको बढी प्रयोग हुने गरेको छ, तर्कपूर्ण उत्तर दिनुहोस् भन्ने है। अब निर्णयका सिद्धान्त भनेपछि थ्योरी भनेको यो चाहिँ है, निर्णयका सिद्धान्त चाहिँ 5-6 सिद्धान्तहरू हुन्छन्। सबभन्दा पहिलो सिद्धान्त भनेको चाहिँ विवेकशीलताको सिद्धान्त भन्छ है। विवेकशीलताको सिद्धान्त भनेको रेसनल थ्योरी, यसले के विश्वास गर्छ भने निर्णय गर्दाखेरि चाहिँ पूर्ण रूपले तथ्य तथ्याङ्कमा आधारित भएर सम्पूर्ण विकल्पको खोजी गरेर त्यसको विस्तृत लेखाजोखा गरेर उत्तम विकल्प छान्ने गरी पूर्ण विवेकको प्रयोग गर्नुपर्छ। यसमा इमोसनको इन्ट्युसनको अरू कुराको सब्जेक्टिभ कुराको है को चाहिँ प्रयोग गर्नु हुँदैन। पूर्ण रूपले अब्जेक्टिभ म्याथमेटिकल एनालिटिकल भएर चाहिँ निर्णय गर्नुपर्छ र विवेकमा आधारित भएर गर्नुपर्छ भन्छ। यो अलिकति कार्यान्वयन गर्न कठिन हुने विषय हो यो चाहिँ विवेकशीलताको सिद्धान्त। त्यसले विवेकशीलताको सिद्धान्तलाई पनि दुई प्रकारमा बाँडिएको छ, एउटा रेसनल कम्प्रेहेन्सिभ थ्योरी होइन अथवा कम्प्रेहेन्सिभ रेसनालिटी थ्योरी भन्छ। कम्प्रेहेन्सिभ भनेको चाहिँ अघि मैले जुन विवेकशीलतामा भने नि पूर्ण रूपले नै विवेकको प्रयोग गर्नुपर्छ, सबै विकल्प खोज्नुपर्छ, सबै विकल्पको एकदम पर्याप्त तथ्य तथ्याङ्कको आधारमा विश्लेषण गर्नुपर्छ, जुन उत्तम हुने हो म्याथमेटिकल्ली त्यही छान्नुपर्छ, यसरी छानेको पूर्ण रूपमा कार्यान्वयन हुनुपर्छ भन्ने चाहिँ यो के हो त भन्दा कम्प्रेहेन्सिभ रेसनालिटी थ्योरी हो भनेदेखि त्यो सम्भव हुँदैन है। प्रशासन व्यवस्थापनको मान्छे भनेको चाहिँ एडमिनिस्ट्रेटिभ म्यान हो, इकोनोमिक म्यान होइन, उसले पाई पाई हिसाब गर्न विभिन्न कुराले उसलाई दिँदैन, ऊ सेवा गर्न बसेको हो, लागत प्रभावी मात्रै निर्णय लिन सक्दैन, बढी नाफा हुने गरी मात्रै निर्णय लिन सक्दैन, कहिलेकाहीँ सित्तैमा पनि सेवा नागरिकलाई दिनुपर्ने हुन्छ, कहिलेकाहीँ ऐन कानुन नियम यो तथ्य तथ्याङ्क कस्ट बेनिफिट हेर्दा हेर्दै घाटा हुने कुरा पनि गर्नुपर्ने हुन्छ। मानिसको जीवन जोगाउनु पर्यो भने, आम समाजको हित अभिवृद्धि गर्नु पर्यो भने, वातावरण जोगाउनु पर्यो भने, भनौँ न, यस्तो अवस्थामा रासनालिटीले सधैँ काम नगर्न सक्छ पूर्ण विवेकशीलताले। त्यसैले बाउन्डेड रासनालिटीको प्रयोग गर्नुपर्छ भनेर यो थ्योरी अफ बाउन्डेड रासनालिटी भन्ने विकास भयो। कम्प्रिहेन्सिभ रासनालिटी एउटा अघिको जुन अव्यवहारिक हुन्छ भनेर चाहिँ यो बाउन्डेड रासनालिटीको कुरा गरियो। र बाउन्डेड रासनालिटीले चाहिँ के भन्छ भनेदेखि, यो मानिसको एक त क्षमताको सीमा हुन्छ निर्णयकर्तामा, समयको सीमा हुन्छ, स्रोत साधनको सीमा हुन्छ, त्यसपछि गएर उसलाई बाह्य तत्त्वहरूको दबाब प्रभाव हुन्छ, त्यो पनि सुन्नुपर्ने हुन्छ। त्यसैले गर्दाखेरि यो कम्प्रिहेन्सिभ रासनालिटी सम्भव छैन, बाउन्डेड रासनालिटी अर्थात् सम्भव भएसम्म विवेकी हुनुपर्छ निर्णय गर्दा, सम्भावित विकल्प खोज्नु पनि पर्छ, विश्लेषण पनि गर्नुपर्छ, सम्भव भएसम्म उत्तम विकल्प छनौट गर्नुपर्छ, तर 100% विवेकी चाहिँ हुन सकिन्न भन्ने मान्यता चाहिँ बाउन्डेड रासनालिटी यानि सीमित विवेकशीलताको सिद्धान्तले भन्छ। अब अर्को सिद्धान्त भनेको चाहिँ के हो त भन्दा, अभिवृद्धिवादी सिद्धान्त भन्छ है। अभिवृद्धिवादी सिद्धान्त यानि कि इन्क्रिमेन्टल थ्योरी भनेको चाहिँ ठ्याक्कै अघिको रासनालिटीको उल्टो हो, अथवा उल्टो पनि नभनौँ, यो पुरै विकल्प खोजेर विश्लेषण गरेर उत्तम विकल्प छनौट गर्ने सम्भव हुँदैन। त्यसैले निर्णय गर्दाखेरि चाहिँ विगतमा भएका निर्णयहरूकै आधारमा ती निर्णयभन्दा अलिकति अगाडि जाने गरिकन सुधारिएर तिनै निर्णयमा अलिकति सुदृढ भएर नयाँ निर्णयहरू गर्नुपर्छ, यानि कि इन्क्रिमेन्टल्ली परिवर्तन ल्याउने गरी, इन्क्रिमेन्टल्ली सुधार ल्याउने गरी, क्रमिक सुधार ल्याउने गरी, क्रमिक परिवर्तन ल्याउने गरी निर्णयहरू गरिनुपर्छ। निर्णयहरू एकदमै काय पलट ओभर हाउलिङ गर्ने गरी वा प्याराडाइम सिफ्ट गर्ने गरी होइन, यो गर्ने गरी गर्यो भने ती निर्गतको अवस्थाबाट क्रमिक रूपमा डेभिएसन हुँदै हुँदै अथवा त्यसबाट सुधार हुँदै हुँदै चाहिँ अगाडि बढ्ने गरिकन निर्णयहरू गर्नुपर्छ भन्छ यसले चाहिँ अभिवृद्धिवादी सिद्धान्त इन्क्रिमेन्टल थ्योरीले चाहिँ। अर्को चाहिँ मिक्स्ड स्क्यानिङ थ्योरी भन्ने छ। यो मिक्स्ड स्क्यानिङ मिश्रित लेखाजोखा सिद्धान्तले चाहिँ अब अभिवृद्धिवादी सिद्धान्त र विवेकशीलताको सिद्धान्तलाई संयोजन गरिदिन्छ। यसमा चाहिँ सम्भव भएसम्म विवेकशील पनि हुने तर व्यवहारिक हुन अनि अभिवृद्धिवादी पनि हुनुपर्छ। त्यसैले विवेकशीलको कुन हदसम्म विवेकशील हुन सकिन्छ त्यो हदसम्म मात्रै हुने, र कुन हदसम्म एडजस्टमेन्ट गर्नका लागि इन्क्रिमेन्टलको प्रयोग गर्न सकिन्छ त्यो हदसम्म गर्ने, त्यसैले तसर्ती सम्भावित विकल्प पनि खोजी गर्ने, यसो हेर्दा र तुलनात्मक रूपमा राम्रो देखिने विकल्प पनि छान्ने, र त्यस्तो विकल्प छानिरहँदा एकदमै अहिले भएको व्यवस्थालाई उथल पुथल गर्ने खालको कुनै पनि निर्णय नगर्ने भइराखेको अवस्थामा स्लाइटली सुधार हुने गरिकन विकल्प छान्ने र कार्यान्वयन गर्ने भनेर चाहिँ मिक्स्ड स्क्यानिङ थ्योरीले चाहिँ विवेकशीलताको सिद्धान्त र यो क्रमिकतावादी सिद्धान्तको संयोजन गर्छ, मिक्स गर्छ। त्यसैले मिक्स्ड स्क्यानिङ थ्योरी भनेर भने त्यसलाई चाहिँ होइन। त्यसपछि गएर यो इन्ट्युसन थ्योरी अन्तर्ज्ञान सिद्धान्त भन्ने त व्यक्तिले निर्णय गर्दा तथ्य तथ्याङ्क सबैको विश्लेषण गर्ने, विज्ञको राय पनि लिने, विकल्प गरेर राम्रो विकल्प पनि छान्ने, तर अन्तिममा चाहिँ आफ्नो इन्ट्युसनलाई प्रयोग गर्ने है, तपाईँको मनलाई सोधेर निर्णय गर्ने, के भन्छ हृदयले होइन, कान न्यायिक मनले के भन्छ त्यसलाई आधार लिने भन्छ यसले चाहिँ। बढी सब्जेक्टिभ आस्पेक्ट्स अफ ह्युमन फिलिङ, सेन्टिमेन्ट, इमोसन, त्यो कुरालाई सोधेर आफू सन्तुष्ट भएर गर्नुपर्छ भन्छ। यो चाहिँ व्यक्तिको हन्चेज भन्छ, इनर फिलिङ भन्छ, गड फिलिङ भन्छ, इन्ट्युसन भन्छ, यस्ता खालका संवेगात्मक पक्षहरूलाई ध्यान दिएर त्यसलाई सुनेर निर्णय लिने भन्छ। यो अलिकति यदि धेरै व्यवहारिक त हुँदैन, तर मान्छेले निर्णय गरिरहँदा अल्टिमेटली चाहिँ आफ्नो इगो, आफ्नो आई होइन, आफ्नो त्यो गट, आफ्नो फिलिङलाई प्रतिकूल हुने गरी त गर्न सक्दैन, त्यसले उसलाई गाइड गरेकै हुन्छ। त्यसैले पनि यो प्रयोगमा हुन्छ। अर्को एउटा चाहिँ सिचुएसनल थ्योरी भन्ने हुन्छ है। यो सिचुएसनल भनेको चाहिँ परिस्थिति जन्ने निर्णय गर्दाखेरि यी सबै थ्योरी भनौँ न, पार्टिकुलर अवस्थामा पार्टिकुलर थ्योरी भन्ने हुँदैन, सिचुएसन डिटरमाइन्स, यो जस्ताको तस्तै ब्लु प्रिन्टका रूपमा थ्योरीको प्रयोग गर्न सकिन्न, तर त्यहाँको वातावरण, त्यहाँको इकोलोजी, त्यहाँको मूल्य, संस्कृति, अवस्था, परिस्थिति, क्षमता, यी आदि कुरा हेरेर निर्णयमा उपयुक्त समयमा उपयुक्त थ्योरीको प्रयोग गर्ने हो। तर ठ्याक्कै कुनै थ्योरी कुनै उसमा फिट हुन्छ भन्ने छैन, इट इज डिटर्माइन्ड बाई सिचुएसन भन्ने चाहिँ सिचुएसनल थ्योरीले भन्छ। भने लास्ट चाहिँ सहभागितामूलक सिद्धान्त भन्ने हुन्छ, निर्णय गर्दा सबै सरकारवालालाई सहभागी गराउनुपर्छ भन्ने मान्यता हो। यो सबै भनेको त्यहाँ निर्णयमा तल्लो तहका सबअर्डिनेटहरू, को वर्कर, पियरहरू, माथिल्लो तहका अधिकारीहरू, अरू बाहिरका सम्बन्धित निकाय, सरकारवाला निकायहरू, नागरिक समाज, मिडिया, त्यो क्षेत्रका विज्ञ, सेवाग्राही, सबैलाई सहभागी गराउनुपर्छ निर्णय गर्दा भन्छ सहभागितामूलक थ्योरीले चाहिँ, है, डिसिजन मेकिङको सहभागितामूलक सिद्धान्त। सहभागिता सिद्धान्तले त्यो कुरामा विश्वास गर्छ। यसरी निर्णयका सिद्धान्तहरूको हामीले परिचय दियौँ, एक दुई लाइन एक दुई लाइनमा 6 वटाको लेख्नु पर्यो। अनि नेपालको प्रशासन संयन्त्रमा निर्णय गर्दा कुन सिद्धान्तको बढी प्रयोग हुने गरेको छ तर्कपूर्ण? अब यसमा चाहिँ तपाईँले एउटा मात्रै नभन्नुहोस्, सामान्यतया हामी कहाँ पनि ऐन, नियम, कार्यविधि आदिले निर्णय गर्दा तथ्य तथ्याङ्कको आधारमा अघि भनेका 8 वटा चरणहरूको परिपालना गरेर नै गर्नुपर्ने, तथ्यपरक अथवा तथ्यमा आधारित फ्याक्ट बेस्ड इभिडेन्स बेस्ड डिसिजन गर्नुपर्ने भन्ने छ। तर व्यवहारमा हामी कहाँ चाहिँ यो के भन्छ विवेकशीलताको सिद्धान्तको पूर्ण रूपमा प्रयोग चाहिँ हुन सकेको छैन। अर्को चाहिँ अब हामीले धेरै जसो निर्णय चाहिँ के गर्छौँ त भन्दा इन्क्रिमेन्टल थ्योरीमा आधारित भएर गर्छौँ। विगतमा के भएको थियो त्यसमा थोरै के सुधार गर्न सकिन्छ भनेर नै विगतको फाइल, विगतको निर्णयको रेकर्ड, अभिलेख, माइन्युट यिनीहरू हेरेर त्यसका आधारमा निर्णय गर्छौँ र विगतबाट थोरै अगाडि बढ्ने गरी मात्रै हामीले चाहिँ निर्णय गर्छौँ। यानि कि इन्क्रिमेन्टल थ्योरीको प्रयोग हामी कहाँ धेरै हुने गरेको छ त्यसको पनि। त्यसपछि गएर हाम्रो डिसिजन मेकिङमा चाहिँ खास गरी त्यहाँ अघि मिक्स्ड स्क्यानिङ थ्योरी भनेको थिएँ, यो त्यही भएर कम्प्रिहेन्सिभ ऱ्यासनालिटीको पनि पूर्ण प्रयोग नहुने, अनि मिक्स्ड स्क्यान के अरे यो इन्क्रिमेन्टल थ्योरीको मात्रै पनि पूर्ण प्रयोग नहुने हुँदाखेरि कता कता हाम्रो निर्णय प्रक्रियामा मिक्स्ड स्क्यानिङ थ्योरी, मिश्रित लेखाजोखा सिद्धान्तको प्रयोग पो बढी भएको हो कि भन्ने भान हामीलाई हुन्छ। त्यसैले त्यसको पनि प्रयोग भएको छ भनेर हामीले भन्नु पर्यो। अब अरूमा नगइकन हामीले केही हदसम्म पार्टिसिपेटिभ डिसिजन मेकिङ थ्योरीको पनि प्रयोग गरेका छौँ। कतिपय सार्वजनिक महत्त्वका निर्णयहरूमा सरकारवालाहरूसँग छलफल गर्छौँ, राय प्रतिक्रिया लिन्छौँ, पृष्ठपोषण लिन्छौँ, अनि कार्यालयभित्रै बैठक छलफल, विज्ञहरूसँगको छलफलबाट पनि निर्णय गर्ने चलन छ। प्लस हामीले निर्णय गर्दा केही नभए पनि 3 तह 4 तहको राय लिएर निर्णयकर्ताले निर्णय गर्दा त्यो राय मार्फत पनि सहभागिता हुने गरेको छ। यसरी यी सिद्धान्तहरूमध्ये अधिकांश सिद्धान्तहरूको कुनै न कुनै रूपमा प्रयोग हुने गरेको छ। एउटा मात्रै सिद्धान्त यसको मात्रै प्रयोग हुन्छ भन्ने छैन, तर बढी चाहिँ हामी कहाँ इन्क्रिमेन्टल अनि त्यसपछि मिक्स्ड स्क्यानिङ सिद्धान्तको नै प्रयोग हुन्छ भनेर यसरी हामीले चाहिँ सबैको केही न केही मात्रामा हुन्छ भनेर उदाहरणसहित भनेको वा तर्कपूर्ण भनेको अघि भनेको जस्तो इक्जाम्पल दिएर गर्ने हो। अनि त्यसपछि धेरै चाहिँ यो दुईवटाको वा एउटाको हुन्छ भनेर। अब नेपालको सार्वजनिक व्यवस्थापनमा निर्णय निर्माणमा रहेका प्रमुख कमजोरी केलाउँदै तिनमा सुधार गर्न चाल्नुपर्ने कदम, यो त सजिलो भयो। डिसिजन मेकिङका लागि हाम्रो सार्वजनिक प्रशासनमा चाहिँ अथवा सार्वजनिक व्यवस्थापनमा के समस्या छन् डिसिजन मेकिङको? सबभन्दा पहिले त इन्डिसिसिभनेस हो, निर्णय नै नलिने, होइन, अनि त्यसपछि डिले इन डिसिजन त्यसैमा, र चाहिँ यो क्राइसिस डिसिजन मेकिङ, तिनवटा कुरा, निर्णय नै नलिने, निर्णय पन्छाउने अथवा ढिला सुस्ती गर्ने, अनि त्यसपछि गएर सङ्कटमा निर्णय गर्ने, यो एउटा मेजर समस्या। धेरै जसोले निर्णय नै गर्दैनन्, निर्णय गरे पनि के गर्छन्, पन्छाउँछन् र ढिलो गर्छन्, अनि त्यसपछि अन्तिममा कहिले गर्छन्, सङ्कटमा, भनेको अब आज चाहिँ नगरी हुँदैन भनेपछि 12 बजे 1 बजे राति पनि बसेर, होइन, लास्ट आवरमा भनौँ न 5 बजे 5 बजेपछि त्यो बेलामा हामी कहाँ निर्णय, सरकारी कार्यालयहरूमा गयो भने प्रायः महत्त्वपूर्ण कामहरू चाहिँ 5 बजेपछि हुन्छ निर्णय गर्ने, दिनभरि चाहिँ गफ गर्दै चिया खाँदै यो गर्दै बित्छ, होइन। यसरी यो हाम्रो चाहिँ निर्णयलाई नगर्ने, पन्छाउने वा ढिला गर्ने र क्राइसिसमा सङ्कटमा गर्ने एउटा मेजर समस्या छ। दोस्रो, सूचना तथा तथ्याङ्कको पर्याप्त आधारहरू छैन, हामी कहाँ सूचना तथा तथ्याङ्कको उपलब्धता छैन, त्यसैले हाम्रा निर्णयहरू चाहिँ तथ्यमा आधारित हुन सकेका छैनन्। अर्को चाहिँ नेतृत्वमा निर्णय क्षमताको कमी छ, रिस्क लिन नचाहने, अनि त्यसपछि यो रिस्क लियो भने, जोखिम लियो भने बिग्रिन्छ, बिग्रेपछि दण्डित हुनुपर्छ भनेर सकेसम्म यो जोखिम नलिने चाहिँ प्रवृत्ति निर्णयकर्तामा छ। त्यसले गर्दाखेरि हामी कहाँ समयमै निर्णय एउटा हुँदैन। दोस्रो कुरा चाहिँ यो जिम्मेवारी पन्छाउने प्रवृत्ति बढी हुन्छ र सेवाग्राहीहरूले वा अनिर्णयले गर्दा राज्य र समाजले समस्या झेल्नुपर्ने हुन्छ। अर्को, हामीले निर्णयलाई चाहिँ सहभागितामूलक बनाउन सकेका छैनौँ। अघि अलिअलि हुन्छ भने मैले टिप्पणीबाट पनि हुन्छ, बैठक छलफल यो हुन्छ, तर टिप्पणीलाई सहभागी नै पूर्ण रूपले भन्न त मिलेन। त्यही कारणले सहभागिता भन्नाले खास गरिकन सरोकारवाला नागरिकको सहभागिता, विज्ञहरूको सहभागिता, स्वार्थ वा हित समूहहरूको सहभागिता, मिडियाको सहभागिता, सरोकारवाला निकायहरूको सहभागिता, त्यो यसरी अलिकति ब्रोडली हेर्दाखेरि हाम्रो चाहिँ निर्णय सहभागितामा आधारित हुँदैन। धेरै जसो निर्णय चाहिँ इन्डिभिजुअल निर्णयकर्ताको यो मनोगततामा आधारित निर्णयहरू हुने गरेका छन्। अर्को, हामीले यो निर्णयलाई कम्युनिकेट र सेन्सिटाइज पनि गर्न सकेका छैनौँ, त्यो पनि समस्या छ। भनेको के हो त भन्दाखेरि चाहिँ हामीले खास गरिकन निर्णय गरिसकेपछि त्यो निर्णयलाई जनता सामु राम्ररी पुर्याउन सक्दैनौँ, अनि जनतालाई निर्णयको विषयमा थाहा हुँदैन सरकारवालालाई, अनि त्यसको पालना हुँदैन, त्यो पनि समस्या छ। अर्को, गरेका निर्णयहरू कार्यान्वयनको पाटो कमजोर छ, हामीले प्रभावकारी ढङ्गले त्यसको कार्यान्वयन गर्न सक्दैनौँ। स्रोत साधनको अभाव, अनुगमन मूल्याङ्कनको कमी, सुपरिवेक्षणको कमी आदि आदि जस्ता कारणले गर्दाखेरि पनि के छ, निर्णय कार्यान्वयनको अवस्था कमजोर छ। अनि त्यस्तै गरी विगतका निर्णयबाट सिकेर नयाँ निर्णय गर्दाखेरि सुधार गरेर व्यवहारिक निर्णय गर्ने चलन पनि छैन। वी डु नट लर्न फ्रम दि पास्ट डिसिजन वाइल मेकिङ न्यू डिसिजन, त्यो पनि एउटा के छ, समस्या छ। अनि निर्णय गर्ने विभिन्न निकायहरू र कार्यान्वयन गर्ने विभिन्न निकायहरूका बिचमा समन्वयको कमी छ, कोअर्डिनेसन बेगर अब एउटा मात्रै निर्णयले के अरे निकायले निर्णय गर्ने होइन, समन्वय प्रभावकारी भएन भने निर्णय पनि राम्रो हुँदैन न कार्यान्वयन नै राम्रो। सो दिज आर सम अफ द प्रब्लम्स है डिसिजन मेकिङ, अब समाधान गर्न त्यसैलाई उल्टो र एउटा कहिले काहीँ जाँचमा नेपालमा निर्णय कसरी हुन्छ भन्ने आयो भने चाहिँ निर्णयका विधि विभिन्न हुन्छन्, त्यो मध्ये मैले एनाउन्समा पनि दिन्छु, यहाँ मेजर नेपालमा हुने र थ्योरिटिकल पनि त्यही हो। एउटा त मेमो बेस्ड डिसिजन हो हाम्रो चाहिँ, है टिप्पणीमा आधारित निर्णय हुन्छ नेपाल, सबै जसो सार्वजनिक क्षेत्रका निर्णयहरू चाहिँ टिप्पणी पेस गर्ने, अनि एउटा तहबाट हुँदै हुँदै गएपछि निर्णय गर्ने अधिकारी कहाँ पुगेर सदर स्वीकृत हुने, तलकोले चाहिँ विकल्पसहित सिफारिस गर्ने होइन पेस गर्ने, यस्तो खालको भएर टिप्पणीमा आधारित मेमो बेस्ड डिसिजन मेकिङ छ। अर्को, हामी कहाँ अर्को पनि डिसिजन मेकिङको प्रचलित विधि चाहिँ के हो त भन्दाखेरि यो चाहिँ के का आधारमा गर्ने, तोक आदेशका आधारमा पनि निर्णय हुन्छ। तोक आदेश भनेको चाहिँ कुनै पत्र आयो, फाइल आयो, अब यो पेस गर्न, तथ्याङ्क खोज्न, यो गर्न भनेर लगाइराख्दैन निर्णयकर्ताले, एकछिनलाई मन्त्रीले वा चाहिँ सचिवले के भन्छ त भन्दाखेरि यसमा यसो गर्ने भनेर ती निर्णय गरिदिन्छ कि पत्रमै, तोकमै निर्णय गरिदिन्छ, तल जाँदा चाहिँ त्यो निर्णय कार्यान्वयन गर्ने मात्रै, सबै एकछिनलाई सबै जिल्ला प्रशासन कार्यालयलाई यो चाहिँ सार्वजनिक सूचना वा चाहिँ मिडिया मार्फत सूचना जारी गरेर जानकारी गराउने भनेपछि त्यो स्वयं स्वयं त्यही निर्णय भइहाल्यो। त्योभन्दा अर्को पो बेटर विकल्प हुन्थ्यो कि भनेर तलबाट प्रस्ताव गरेर विश्लेषण गरेर गर्दै गरिन्न होइन। अब एकछिनका लागि कसैले चाहिँ मेरो गाउँपालिकामा नगरपालिकामा 10 लाख बजेट उपलब्ध गराइदिनु हुन भनेर अर्थमन्त्रीलाई निवेदन दियो, अब अर्थमन्त्रीले श्री सचिवज्यू निकासाको व्यवस्था मिलाउने अथवा उपलब्ध गराउन स्रोत खोजी गरेर उपलब्ध गराउने भनिदियो भने त्यही निर्णय भयो, मन्त्रीले निर्णय त्यही गरिसक्यो, अब त्यसलाई तल कार्यान्वयन मात्रै गर्ने हो, यसरी तोक आदेशबाट पनि निर्णय हुन्छ, तिन त्यो राम्रो होइन तोक आदेश त। अर्को, हामी कहाँ चाहिँ बैठक, गोष्ठी, अन्तर्क्रिया, छलफल यस्ताबाट पनि निर्णय हुन्छ, सेमिनारमा पनि बसेर छलफल गरेर अन्तिममा एउटामा पुगेर निर्णय हुन्छ। अर्को चाहिँ कमिटी मोडेलमा पनि निर्णय हुन्छ, कुनै विषयको अध्ययन गर्ने अनि त्यसपछि अध्ययनको फाइन्डिङ त्यो कमिटीले दिने, त्यो फाइन्डिङका आधारमा उनीहरूको सिफारिसको आधारमा निर्णयकर्ताले निर्णय गर्छ, त्यसलाई पनि कमिटी बेस्ड डिसिजन मेकिङ भन्छ। हामी कहाँ अलिकति ग्रुप डिसिजन मेकिङको पनि अभ्यास छ, है, जस्तै एउटा आर्थिक प्रशासन शाखा, प्रशासन शाखा र कानुन शाखा तिनटाले एउटै टिप्पणीमा सही गर्न पनि सक्छन्। तिनटैको राय चाहिने भयो, गरिकन राय माग्यो अनि त्यसपछि ती तिनटाले एकै ठाउँमा बसे छलफल गरेर ल यो हामीले गर्ने भनेर लेख्ने एउटाले, अनि तिनटैले त्यसमा सही मात्रै गर्ने, संयुक्त रूपमा पेस गर्ने, त्यो पनि हुनसक्छ है। कहिलेकाहीँ सचिव सहसचिवहरूको सबैको टिम बसेर कुनै विषयमा निर्णय गर्न पनि सक्छन्। त्यस्तो खालको टिम वा ग्रुप डिसिजन मेकिङ पनि हामी कहाँ छ होइन। निर्णय चाहिँ यसरी मैले भने मेमोमा आधारित भएर, तोक आदेशमा आधारित भएर, त्यसपछि गएर चाहिँ यो टेक्निकल कमिटी आदि कमिटी बेस्ड डिसिजन मेकिङ, समूहमा आधारित निर्णय प्रक्रिया, र एउटा एकदम प्रचलित चाहिँ प्रस्तावमा आधारित निर्णय हुन्छ। त्यो चाहिँ कहाँ कहाँ हुन्छ? मन्त्री परिषदमा क्याबिनेटमा प्रस्ताव लानुपर्छ, त्यसमा निर्णय हुन्छ। अनि बोर्डमा प्रस्ताव लानुपर्छ, त्यसमा निर्णय हुन्छ। समितिमा प्रस्ताव लानुपर्छ, त्यसमा निर्णय हुन्छ। आयोगमा यस्ता सबै ठाउँमा प्रस्ताव लगेर त्यो प्रस्तावमा निर्णय हुन्छ। त्यसलाई चाहिँ हामी प्रस्तावमा आधारित निर्णय, त्यसले अझै सुरुमै यही राखे हुन्छ, प्रस्तावमा आधारित निर्णय। उदाहरणका लागि मन्त्री परिषदमा प्रस्ताव पेस गरेर निर्णय हुने, बोर्ड समिति आयोग आदिमा, परिषद आदिमा भन्नुपर्छ। अनि त्यसपछि दोस्रो चाहिँ टिप्पणीमा आधारित निर्णय, अर्को तोक आदेशमा आधारित निर्णय, अर्को कमिटी बेस्ड डिसिजन मेकिङ, अर्को ग्रुप डिसिजन मेकिङ होइन। यस्ता खालका अनि गोष्ठी सेमिनार आदि बैठक आदिको निर्णय, यसरी चाहिँ यस्ता खालका निर्णयहरू चाहिँ यही विधिबाट हुन्छन् भनेर यो पनि बुझ्नुपर्ने हुन्छ तपाईँहरूले। अब यो सकिएपछि मैले नेतृत्वमा गएँ है त, नेतृत्वका धेरैवटा क्वेसनहरू छन्, तर एकदमै छोटोमा मैले कुरा गर्छु। यो अझै डिसिजनको जाँचमा एकदम सोध्ने सम्भावना भएको भएर अलिक डिटेलमा भने होइन, अब नेतृत्वको पनि सोध्न चाहिँ सक्छ। अब नेतृत्व ज्यादै भास्ट कुरा हो, हिजो पनि मैले भने सुरुमै पनि, नेतृत्व भनेको चाहिँ इट इज एन आर्ट अफ इन्फ्लुएन्सिङ अदर्स बिहेभियर इन अर्डर टु ब्रिङ देयर इफोर्ट अर कन्सन्ट्रेट देयर इफोर्ट अन पर्फर्मेन्स इन अर्गनाइजेसन सो द्याट अर्गनाइजेसन गोल इज अचिभ इफेक्टिभ। त्यो भनेको सङ्गठनमा कर्मचारीहरूको, यो प्रशासनिक नेतृत्वको कुरा हुँदैछ है, राजनीतिक नेतृत्वको कुरा भएको छैन, सङ्गठनमा कर्मचारीहरूको के अरे व्यवहारलाई सङ्गठनको लक्ष्य प्राप्तिको दिशामा केन्द्रित रहने गरी प्रभावित गर्ने कलालाई हामी नेतृत्व भनेर भन्छौँ भन्नु पर्यो है, नेतृत्व भन्छौँ भनेर हामीले भन्नु पर्यो। अर्थात् अर्को तरिकाले पनि डिफाइन गर्न सक्नुहुन्छ नेतृत्वलाई, नेतृत्व भन्नाले सङ्गठनमा दीर्घकालीन सोच, त्यसको रणनीति र उद्देश्य लक्ष्यहरू तय गर्ने, र त्यस्तो दीर्घकालीन सोच रणनीति उद्देश्य लक्ष्यहरू आफ्ना कर्मचारीहरूका बीचमा सञ्चार गरेर उनीहरूलाई परिचालित गरी तिनको प्राप्तिको सुनिश्चितता गर्ने कार्यलाई पनि नेतृत्व भनेर भन्छ है। लिडरसिप इज अल अबाउट सेटिङ भिजन, स्ट्राटेजी, गोल एन्ड अब्जेक्टिभ, कम्युनिकेटिङ दोज इन टु ओर अमङ द employees and ensuring that these vision, goal, objective, strategies are met by the collective effort of all employee under the organization. त्यसैले नेतृत्वलाई हामी त्यसरी पनि भन्न सक्छौँ, अर्थात् नेतृत्वलाई हामी अर्को भाषामा के भन्न सक्छौँ त भन्दाखेरि, नेतृत्व भनेको व्यक्तिमा भएको सामान्य अथवा सामान्य व्यक्तिभित्रबाट असामान्य क्षमतालाई उजागर गर्ने र त्यसको प्रयोग मार्फत सङ्गठनको वा भनौँ न व्यवस्थापनको उद्देश्य अपेक्षाकृत स्तरमा हासिल गर्ने, त्यसैले त्यो काम पनि नेतृत्वको हो अथवा त्यसलाई पनि नेतृत्व भन्न सकिन्छ। सो लिडरसिप इज अल अबाउट ब्रिङिङ आउट बेस्ट फ्रम दि कमन इन एन इन्डिभिजुअल एन्ड देन युटिलाइजिङ द्याट बेस्ट इन फेभर अफ अर्गनाइजेसनल गोल। सामान्य मानिसबाट असामान्य क्षमता बाहिर ल्याउने, त्यसलाई उजागर गर्ने र त्यो असामान्य क्षमताको प्रयोग गरेर के गर्ने, सङ्गठनको लक्ष्य प्राप्ति गर्ने कला चाहिँ के हो त भन्दाखेरि नेतृत्वको कला हो अथवा नेतृत्व हो भनेर हामीले भन्न सक्छौँ। नेतृत्वलाई हामीले चाहिँ यसरी के गर्न सक्छौँ, डिफाइन गर्न सक्छौँ। त्यसरी नेतृत्व भन्ने बित्तिकै ability or skill to influence other, ability or skill to influence मात्रै नभनिकन bringing out the best from ordinary or extraordinary from ordinary and meeting the organizational goal by that extraordinary quality of subordinates in organization. त्यसलाई पनि हामी नेतृत्व भनेर भन्दा रहेछौँ. अर्को भाषामा नेतृत्व सङ्गठनको लक्ष्य दीर्घकालीन सोच रणनीति तय गर्ने, त्यस्तो रणनीति लक्ष्य दीर्घकालीन सोचको कर्मचारी बिचमा सञ्चार गर्ने र उनीहरूको साझा प्रयत्न तिनको प्राप्तिको दिशामा केन्द्रीकृत गराई सङ्गठनको लक्ष्य प्राप्ति गर्ने कार्यलाई पनि हामी नेतृत्व भन्छौँ भनेर चाहिँ भन्न सकियो है. अब हामीले त अहिले यहाँ व्यवस्थापक व्यवस्थापक पढिराखेका छौँ, हाम्रो सन्दर्भमा त्यो व्यवस्थापक नै नेतृत्व भनेर बुझ्नुपर्छ. ताजुन प्रशासन व्यवस्थापनको सन्दर्भमा चाहिँ नेतृत्व र व्यवस्थापक झन्डै सिनोनिमस हो. भलै नेतृत्व र व्यवस्थापकका बिचमा थुप्रै भिन्नताहरू हुन्छन् हुन चाहिँ, तर यहाँ चाहिँ एडमिनिस्ट्रेटिभ म्यानेजर इज एडमिनिस्ट्रेटिभ लिडर फर अस इन पब्लिक म्यानेजमेन्ट, त्यति हामीले अहिले बुझिराखेको छ. अब त्यो नेतृत्वले नेतृत्व कसरी गर्छ त है, नेतृत्व भन्नाले नाउन पनि भयो व्यक्ति, तर उसको आर्ट अथवा उसको एड्जेक्टिभ त्यो एक्सनलाई नेतृत्व भनेर हामीले यहाँ भनिरहेका छौँ. नेता चाहिँ व्यक्ति हो खासमा, तर बोल्दाखेरि नेतृत्वले यसो भन्यो भनेर पनि हामी भन्छौँ. कुनै व्यक्तिलाई इङ्गित नगरिकन नेतामा हुनुपर्ने वास्तविक क्वालिटीलाई नेतृत्व भन्नलाई नेतृत्वले यसो भन्यो भनेको हो, नभएदेखि एले यसो भन्यो बीले यसो भन्यो भनिन्थ्यो होइन. अब त्यो सार्वजनिक व्यवस्थापनमा नेतृत्व गर्ने शैलीहरू कस्ता कस्ता हुन्छन्, लिडरसिप यो अप्रोचेजहरू शैलीहरू कस्ता कस्ता हुन्छन् भन्दाखेरि, यो खास गरिकन छ किसिमका नेतृत्व शैलीहरू हुन्छन् भनेर भन्न सक्छौँ हामीले, वा त्योभन्दा बढी पनि भन्न त सकिन्छ, 7-8 वटा बनाउन सकिन्छ. मेजर के हो त भन्दा, एउटा त अहिले व्यवहारिक नमानिने, उपयुक्त नमानिने, तर अझै पनि प्रयोगमा भएको र विगतमा खासमा यस्तै हुन्थ्यो, निरङ्कुश नेतृत्व शैली, अटोक्रेटिक लिडरसिप है. त्यो चाहिँ एकदम रिजिड हुने, अधिकार आफ्नो मात्रै होल्ड गर्ने, पार्टिसिपेटरी अप्रोच नअपनाउने, तल्लो तहलाई एकदम डिस्टेन्स र हायरार्कीमा राख्ने, त्यो चाहिँ त्यस्तो खालको नेतृत्वलाई हामी चाहिँ के भन्छौँ, अटोक्रेटिक अर्थात् निरङ्कुश नेतृत्व शैली भन्छौँ भने. अर्को चाहिँ पार्टिसिपेटिभ लिडरसिप, त्यसको ठिक उल्टो चाहिँ सहभागितामूलक नेतृत्व, र अहिले चाहिने पनि त्यही हो. कुनै पनि निर्णय गर्दाखेरि, काम गर्दाखेरि आफ्नो सरकारवाला मातहतका कर्मचारीहरू, सरकारवाला अधिकारीहरू वा सेवाग्राहीहरू यिनीहरूलाई सहभागिता गराएर गर्ने, त्यो चाहिँ त्यो पार्टिसिपेटिभ लिडरसिप भनेर भनिन्छ त्यसलाई भन्ने. अर्को लेसेस फेयर लिडरसिप भन्ने हुन्छ, बिन्दास प्रकृतिको स्वच्छन्दतावादी, यसले चाहिँ तलका कर्मचारीहरूलाई सबै अधिकार प्रत्यार्जन गर्छ, उनीहरूप्रति विश्वास गर्छ, उनीहरूले नै राम्रो काम गर्छन् भन्छ, र आफू चाहिँ एकदमै कम जिम्मेवारी लिएर अरूलाई स्वतन्त्रपूर्वक काम गर्न दिएर उसले खालि समन्वयकारी भूमिका मात्रै हामी लेसेस फेयर भन्छौँ है. त्यो चाहिँ के भयो, लेसेस फेयर स्वतन्त्र. मलाई थाहा हुन्छ हौ. अर्को भित्रको गफको कुरा है यहाँ. अर्को चाहिँ ब्युरोक्रेटिक लिडरसिप, यो कर्मचारी तन्त्रीय भनेको यहाँको साधन व्यवस्थापनको त हो नै, कर्मचारी तन्त्रीय होइन, तर यहाँ के भनेको ब्युरोक्रेटिक भनेर, त्यसको नेचरका आधारमा, यदि ऊ चाहिँ नियममा प्रक्रियामा अनि आफ्नो जे के भन्छ पदसोपानमा त्यसमा एकदम रिजिड हुन्छ, ऐन कानुन नियम प्रक्रियामा रिजिड भएर मात्रै नेतृत्व गर्छ भने त्यो प्राइभेट सेक्टरको भए पनि त्यो ब्युरोक्रेटिक नेचरको लिडरसिप हुन्छ. त्यसैले कर्मचारी तन्त्रीय लिडरसिप भन्छ, ब्युरोक्रेटिक लिडरसिप स्टाइल पनि हुन्छ. अर्को चाहिँ यो म्यानिपुलेटिभ लिडरसिप भन्ने हुन्छ, प्रभावी नेतृत्व शैली. म्यानिपुलेटिभ भनेको चाहिँ के हो त भन्दा, सानो कामलाई पनि एकदम बाहिर एक्जाजरेट गरेर देखाउन सक्ने, तलका कर्मचारीहरूलाई पनि एकदमै म्यानिपुलेट गरेर काम लगाउन सक्ने होइन, अनि त्यसपछि गएर थोरै कामलाई एकदम धेरै देखाउन सक्ने, अथवा थोरै मेहनतले धेरै काम ल्याउने गरे जस्तो बनाउन सक्ने, त्यस्तोलाई चाहिँ म्यानिपुलेटिभ भन्नु. चाहे पपुलिस्ट लिडरसिपहरू म्यानिपुलेटिभ टाइपका हुन्छन् होइन. अब यो म्यानिपुलेटिभ चाहिँ एक किसिमले ठिकै पनि हो, तर वास्तवमा यो सफल नेतृत्व, दिगो नेतृत्व चाहिँ होइन म्यानिपुलेटिभ भन्ने, त्यो पनि एउटा शैली हुन्छ. अर्को चाहिँ एक्सपर्ट लिडरसिप भन्ने हुन्छ, विशेषज्ञ नेतृत्व, त्यसले चाहिँ यो म्यानिपुलेसन अथवा सब्जेक्टिभिटी अथवा यो काममा एकदमै शीघ्रता, यो भन्दा पनि उसले चाहिँ केमा जोड दिन्छ भन्दा व्यावसायिकता, त्योभन्दा बाहिर जाँदैन ऊ, एकदमै यो प्रोफेसनल नर्म्स भ्यालुजमा बसेर काम गर्छ, त्यसको परिणाम के हुन्छ उसलाई त्यो मतलब भएन होइन, त्यसैले त्यस्तो खालको नेतृत्वलाई चाहिँ एक्सपर्ट लिडरसिप भन्नुहुन्छ। वास्तवमा एक्सपर्ट लिडरसिपले पनि रिजल्ट ल्याउन सक्दैन, अहिलेको कृषि मन्त्रीले जस्तो होइन। पोलिटिकल साइन्समा फिलोसफी, पोलिटिकल फिलोसफीमा ऊ जतिको विद्वान कोही पनि छैन नेपालमा, तर चाहिँ के भयो त भन्दाखेरि त्यस्तो खालको लिडरसिपले नतिजा चाहिँ दिन सक्छ। त्यसले एक्सपर्ट लिडरसिप कहिलेकाहीँ कुनै क्षेत्रमा चाहिँ चाहिन्छ, जस्तो तपाईँ चाहिँ प्राविधिक अड्डामा इन्जिनियरिङको कुनै अड्डामा छ भने त्यहाँको चाहिँ एकदम एक्सपर्ट लिडरले मात्रै फेरि काम गर्न सक्छ होला त्यहाँ होइन। त्यस्तो विशिष्टीकृत र प्राविधिक क्षेत्रमा चाहिँ एक्सपर्ट लिडरसिप इम्पोर्टेन्ट, तर चाहिँ म्यानेजरियल सेक्टरमा, म्यानेजरियल लेभलमा र एडमिनिस्ट्रेटिभ क्षेत्रमा चाहिँ एक्सपर्ट लिडरसिप त्यति फ्लेक्सिबल अनि त्यसपछि सस्टेनेबल अनि त्यसपछि गएर एडजस्टेबल नहुन सक्छ, त्यसलाई हामी एक्सपर्ट लिडरसिप भनेर भन्छौँ है। यसरी यो लिडरसिपलाई अर्को एउटा चाहिँ के हुन्छ भने यो ट्रान्सफर्मेटिभ लिडरसिप भन्ने हुन्छ, रूपान्तरणकारी नेतृत्व शैली भनेको। यसले चाहिँ जहिले पनि यथास्थितिलाई तोड्दै के गर्ने त भन्दा नयाँ भिजन, नयाँ मिसन सेट गर्ने र त्यहाँ पुग्ने परिकल्पना राखेर एम्बिसन सहित काम गर्ने खालको। त्यसैले अहिले हामीलाई चाहिँ जुझारु खालको त्यस्तो नेतृत्व चाहियो, ट्रान्सफर्मेटिभ नेतृत्व शैली चाहिन्छ, रूपान्तरणकारी नेतृत्व शैली। यसरी यी विभिन्न किसिमका नेतृत्व शैलीहरू हुन्छन्। अनि त्यसपछि गएर शैलीहरूको चर्चा गर्दै प्रशासन नेतृत्व त्यो भयो, सार्वजनिक क्षेत्रमा कस्तो नेतृत्व शैलीको प्रयोग भएको पाउनुहुन्छ नेपालको भन्यो भने चाहिँ नेपालमा धेरै जसो चाहिँ के हुन्छ यो अथोरिटेटिभ टाइपको नेतृत्व शैली छ हामी कहाँ है, धेरै जसो चाहिँ अथोरिटेटिभ किसिमको नेतृत्व शैली छ। अधिकारलाई प्रत्यायोजन नगर्ने, हाइरार्की मेन्टेन गर्ने होइन, अनि त्यसपछि गएर चाहिँ सबै निर्णय एक्लै गर्ने, सूचनाहरू लुकाएर राख्ने, यस्तो खालको अथोरिटेटिभ टाइपको, अनि त्यो निर्णय कार्यान्वयन पनि कमान्ड एन्ड कन्ट्रोलबाट गर्ने त्यो खालको निर्णय शैलीको बढी प्रयोग हुन्छ एउटा भने। अर्को हामी कहाँ प्रयोग हुने यो निर्णय शैली भनेको चाहिँ के पनि हो त भन्दाखेरि थोर बहुत रूपमा हामीले के गर्छौँ भने ब्युरोक्रेटिक नर्म्स, क्यारेक्टरिस्टिक्स, प्रोसिज्योरलाई पालना गरेर ऐन, कानुन, नियम, दफा, उपदफा, धारा यसमा केन्द्रित भएर गर्छौँ। त्यसैले हाम्रो ब्युरोक्रेटिक लिडरसिपको अथवा कर्मचारी तन्त्रीय शैलीको प्रयोग पनि उत्तिकै धेरै हुन्छ नेपालको निजामती सेवामा चाहिँ, अथवा नेपालको सार्वजनिक क्षेत्रमा चाहिँ ब्युरोक्रेटिक लिडरसिपको प्रयोग पनि अत्यधिक भएको हामीले पाउँछौँ भने केही हदसम्म पार्टिसिपेटरी लिडरसिप स्टाइलको पनि प्रयोग हुने गरेको हामीले पाउँछौँ है। सहभागितामूलक नेतृत्व शैली त्यो भनेको चाहिँ के हो भने जस्तो स्थानीय तहमा भन्यो भने वा कुनै चाहिँ पोलिसी मेकिङमा भन्यो भने होइन, यस्तो बेलामा चाहिँ हामीले सहभागितामूलक ढङ्गले चाहिँ नेतृत्व गर्ने गरेका छौँ, अथवा त्यो कामहरूको नेतृत्व त्यसरी हुन्छ। त्यसैले केही हदसम्म थोरै मात्रै तर धेरै चाहिँ हामीले भनिहाल्यो नि अटोक्रेटिक अनि त्यसपछि गएर ब्युरोक्रेटिक धेरै प्रयोग हुन्छ, र पार्टिसिपेटिभ चाहिँ एकदमै थोरै हुन्छ। र केही विशेषज्ञ क्षेत्रहरूमा यो एक्सपर्ट लिडरसिप पनि छ है, विज्ञ विशेषज्ञ नै नेतृत्व हुने खालको एक्सपर्ट लिडरसिप पनि छ, तर एक्सपर्ट एज ए लिडर इज नट सिन टु बी पर्फर्मिङ बेटर, राम्रोसँग काम गरेको चाहिँ हामीले देख्दैनौँ, उनीहरूमा समस्या चाहिँ नभएको होइन। अनि एकदमै थोरै यदा कदा केही लिडरहरू चाहिँ म्यानिपुलेटिभ टाइपका पनि हुन्छ, थोरै काम गर्ने, धेरै देखाउने, प्रचारबाजी गर्ने, फेसबुकमा हाल्ने, अहिले यो एकदमै यो चाहिँ फेसन भएको छ फेसबुकमा, यो यसो गरियो आज यस्तो भयो भनेर फोटोसहित गरेर कार्यालयको कुरा चाहिँ फेसबुकमा प्राइभेटमा हालेर अनि त्यो गर्ने खालको छ, तिनीहरूलाई चाहिँ म्यानिपुलेटिभ पपुलिस्ट भनेर भनिन्छ। यत्रो काम गर्ने अनि त्यसपछि देखाउने, फेसबुकमा देखाउने वा त्यो गर्ने, मिडियालाई दिने, अन्तर्वार्ता दिने, यो निजामती कर्मचारीहरूको त्यो काम होइन, टोकेको हुन्छ, प्रवक्ताले बोल्छ होइन, नत्र भने अरूले त्यसरी बाहिर एक्सपोज आउनु हुँदैन, त्यसलाई राम्रो मान्दैन, त्यही हो म्यानिपुलेटिभ भनेको, पपुलिस्ट भनेको त्यो। हामी कहाँ अहिले निजामती सेवामा पछिल्लो समयमा त्यस्तो खालको नेतृत्व शैली देखेको छ, पपुलिस्ट म्यानिपुलेटिभ खालको पनि देखेको छ। त्यसैले यो कुन शैली भन् पाउनुहुन्छ भन्ने ठाउँमा चाहिँ जहिले पनि तपाईँले एउटा मात्रै लेख्नु हुँदैन, बढी यसको हुन्छ, तर अरू शैलीको पनि थोरै थोरै त प्रयोग भइरहेको हुन्छ, यसको यहाँ भने उदाहरण सहित यद्यपि यस्तो शैलीको पनि प्रयोग हुन्छ उदाहरणका लागि भनेर हामीले चाहिँ दिनुपर्छ। त्यो भइसकेपछि अर्को चाहिँ सङ्गठनमा नेतृत्वको भूमिकामाथि प्रकाश पार्नुहोस्। नेपालको निजामती सेवामा नेतृत्व त्यस्तो भूमिका निर्वाह गर्नुमा कतिको सफल रहेको पाउनुहुन्छ भने भन्यो। यसले चाहिँ नेतृत्वको भूमिका के हुन्छ त सङ्गठनमा? द डेफिनेटली नेतृत्वले भनेको भिजन, मिसन, गोल, अब्जेक्टिभ तय गर्ने हो। सङ्गठनको दीर्घकालीन सोच, लक्ष्य, उद्देश्य तय गर्ने हो। अर्को चाहिँ के हो त भन्दा प्लानिङ एन्ड प्रोग्रामिङ एन्ड पोलिसी मेकिङ हो, होइन? योजना, नीति, कार्यक्रम बनाउने काम पनि केले गर्छ? नेतृत्वले नै गर्छ। अनि त्यसपछि गएर के गर्छ त भन्दाखेरि टेकिङ इनिसिएटिभ फर चेन्ज अथवा ड्राइभिङ चेन्ज, परिवर्तनको उसले चाहिँ के गर्छ, प्रयत्न गर्छ, परिवर्तनलाई चाहिँ अगाडि बढाउँछ नेतृत्वले, त्यो पनि गर्नुपर्ने हुन्छ। अर्को नेतृत्वको भूमिका के हुन्छ त भन्दाखेरि मातहतका कर्मचारीलाई कोचिङ, ट्रेनिङ, मेन्टरिङ, सुपरभाइजिङ, कम्युनिकेटिङ, यो काम पनि नेतृत्वले गर्नुपर्ने हुन्छ। त्यो भूमिका पनि होइन कर्मचारीलाई प्रशिक्षित गर्ने राखेको हुन्छ। त्यस्तै गरिकन एउटा चाहिँ नेतृत्वको ज्यादै महत्त्वपूर्ण काम के हुन्छ त भन्दा मोटिभेटिङ एन्ड मोबिलाइजिङ इम्प्लोइ इन दि बेस्ट लेभल अफ पर्फमेन्स। कर्मचारीहरूलाई चाहिँ उत्प्रेरित गर्ने र उच्च स्तरको कार्य सम्पादनमा परिचालित गर्ने त्यो भूमिका पनि नेतृत्वको हुन्छ। अर्को चाहिँ के पनि यिनीहरूले गर्छन् त भन्दाखेरि नेतृत्वले के पनि गर्नु पर्यो भन्दा यो लिसनिङ द ग्रिभेन्सेस एन्ड सल्भिङ ग्रिभेन्सेस, होइन, गुनासोहरूको सुनवाई गर्ने र त्यसको सम्बोधन गर्ने, समाधान गर्ने त्यो भूमिका पनि नेतृत्वको हुन्छ। मेकिङ डिसिजन एन्ड कम्युनिकेटिङ द्याट डिसिजन, निर्णय गर्ने र त्यो निर्णयलाई चाहिँ के गर्ने, सञ्चार गर्ने काम, त्यो पनि नेतृत्वले गर्छ, होइन? अनि त्यस्तै गरिकन यो के अरे नेतृत्वले प्रोटेक्टिङ द इन्ट्रेस्ट अफ अर्गनाइजेसन एन्ड दि राइट्स अफ इम्प्लोइ, कर्मचारीहरूको अधिकार, हित र सङ्गठनको हितको रक्षा गर्ने, त्यो पनि नेतृत्वको भूमिका हुन्छ। कोअर्डिनेटिङ दि अथवा कोअर्डिनेटिङ एन्ड फेसिलिटेटिङ दि वर्क अफ अर्गनाइजेसन और भेरियस स्टाफ, सङ्गठनको विभिन्न कर्मचारीहरूको कामको समन्वय र सहजीकरण गर्ने काम पनि केले गर्छ, नेतृत्वले गर्छ। यस्ता खालका थुप्रै भूमिकाहरू तपाईँले लेख्न सक्नुहुन्छ नेतृत्वको। अनि नेपालको निजामती सेवाको नेतृत्व कस्तो भूमिका निर्वाह गर्नमा, यस्तो भूमिका निर्वाह गर्नुमा कतिको सफल रहेको पाउनुहुन्छ? हाम्रो नेतृत्व चाहिँ कतिको सफल छ त भनेर भन्दाखेरि, अब यहाँ सफल छ वा छैन भन्नेमा जाने होइन, नेपालको नेतृत्वले पनि सङ्गठनसँग सम्बद्ध नीति, योजना, कार्यक्रम, बजेट निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्छ, निर्णायक भूमिका निर्वाह गर्छ। त्यस्तै गरिकन आवश्यकता अनुसार समयमै निर्णय गर्ने, उपयुक्त निर्णय, त्यो निर्णयलाई कर्मचारीका बिचमा सञ्चार गर्ने, कर्मचारीलाई निर्देशन दिने, अनि त्यसपछि निर्णय कार्यान्वयनको सुपरिवेक्षण गर्ने, मूल्याङ्कन गर्ने, त्यो काम पनि नेतृत्वले गर्छ नेपालमा पनि, होइन? परिवर्तन व्यवस्थापन, द्वन्द व्यवस्थापन, है, अनि त्यसपछि समन्वय, यो काम पनि नेतृत्वले गर्ने भयो, त्यो हामी कहाँ पनि गर्छ। अब त्यति हुँदा हुँदै पनि नेपालमा यहाँ चाहिँ के भनेको छ भने भूमिका कतिको सफल रहेको पाउनुहुन्छ भन्दाखेरि, अब नेतृत्वले नेतृत्वको सही भूमिका निर्वाह गर्न सकेको भने भन्न सक्ने अवस्था छैन। कारण के हो भन्दा सङ्गठनले गरेको प्रगति हेरे भयो, अनि त्यो सारा सङ्गठनको प्रगतिले गर्दाखेरि देशमा परेको प्रभाव भनौँ न, सामाजिक आर्थिक विकासका परिसूचकहरू हेर्नु पर्यो, त्यसपछि गएर सार्वजनिक सेवाको गुणस्तर हेर्नु पर्यो, नागरिकको सार्वजनिक सेवाप्रतिको प्रतिक्रिया, फिडब्याक हेर्नु पर्यो, आदि यो सबै हेर्दाखेरि चाहिँ नेतृत्वले उल्लेखित भूमिकाहरू प्रभावकारी रूपमा निर्वाह गर्न सकेको पाइयो भन्न मिल्दैन वा सकेको पाइँदैन। कर्मचारीहरूमा यो विशिष्टीकरण र व्यवसायीकरणको अभावमा एक्सपर्टिज, विशेषज्ञताको कमी हुनु, त्यसपछि गएर यो जोखिम मोल्ने प्रवृत्तिको अभावमा नेतृत्वले निर्णय नै नगर्नु, प्रशासनिक नेतृत्व र आन्तरिक नेतृत्वको प्रभाव र प्रलोभनमा परेर निर्णयहरू गर्नु, र नेतृत्वले दीर्घकालीन सोच, लक्ष्य, उद्देश्य तय गर्ने हैसियत नराख्नु, क्षमता नराख्नु, आफूले गरेका निर्णयहरू कार्यान्वयनमा पर्याप्त ध्यान पुर्याउन नसक्नु र त्यसको अनुगमन गर्न मूल्याङ्कन गर्न नसक्नु, सञ्चार र समन्वय जस्ता कलाको कमी हुनु, अनि परिवर्तन व्यवस्थापन, द्वन्द्व व्यवस्थापन जस्ता अपरिहार्य आजको व्यवस्थापकीय कार्यहरू वा पूर्व शर्तहरू गर्न निर्वाह गर्नमा नेतृत्व चुक्नु जस्ता कारणले गर्दा नेपालको नेतृत्वले त्यस्ता खालका के अरे भूमिकाहरूको प्रभावकारी निर्वाह गर्न सकेको देखिँदैन भन्नुपर्छ। अर्को एक एक असल नेतृत्वमा हुनुपर्ने गुणहरू के हुन्, त्यस्ता गुण सहितको नेतृत्व विकासका उपायहरू सुझाउनुहोस् भन्यो भने, अब नेतृत्वमा हुनुपर्ने गुण चाहिँ के हो त भन्दा, यु क्यान राइट एनिथिङ, नेतृत्व हुनलाई के चाहियो होला भन्दाखेरि, सबभन्दा पहिला त नेतृत्व अनेस्ट हुनु पर्यो होला, होइन, अनेस्टी, इन्टिग्रिटी, इमान्दारिता, निष्ठा है, अनि लगाव, झुकाव हुनु पर्यो होला। अर्को के हुनु पर्यो त भन्दा, पावरलाई डेलिगेट गर्ने एबिलिटी हुनु पर्यो, शक्ति प्रत्यायोजन, अधिकार प्रत्यायोजन गर्न तत्परता हुनु पर्यो, त्यो इच्छा शक्ति हुनु पर्यो असल नेतृत्वमा। अर्को चाहिँ सुड ह्याभ गुड कम्युनिकेसन स्किल, यो सञ्चार गर्न सक्ने क्षमता हुनु पर्यो नेतृत्वमा। अर्को के हो त भन्दाखेरि, यो टिमलाई, ग्रुपलाई परिचालन गर्ने क्षमता, क्यापासिटी टु मोबिलाइजिङ ग्रुप इन्टु ए कमन इफोर्ट, होइन, साझा प्रयत्नका लागि समूहलाई परिचालन गर्न सक्ने, अथवा आर्ट अफ इन्फ्लुएन्सिङ अदर्स बिहेभियर इन ए कलेक्टिभ म्यानर, त्यो चाहिँ अर्को हुनु पर्यो, होइन। त्यस्तै गरिकन उसमा चाहिँ के पनि हुनु पर्यो नेतृत्वमा, नभई नहुने गुण के हो त भन्दाखेरि, क्यापासिटी टु बिल्ड गुड रिलेसन, यो असल सम्बन्ध कायम गर्ने क्षमता पनि हुनुपर्छ प्रशासनिक, अनि त्यस्तै गरिकन थोरै क्रिएटिभिटी र इनोभेसन, इनोभेटिभनेस पनि हुनु पर्यो चेन्ज ल्याउनलाई, नयाँ कुरालाई। अर्को चाहिँ के पनि हुनु पर्यो त भन्दाखेरि, स्ट्राटेजिक पर्सपेक्टिभ, रणनीतिक सोच हुनु पर्यो, दूरदृष्टि गर्न सक्ने क्षमता, रणनीतिक सोच, दीर्घकालीन सोच, त्यो पनि नेतृत्वमा हुनुपर्ने हुन्छ प्रशासनिक नेतृत्वमा। अर्को चाहिँ रिजल्ट फोकस्ड हुनुपर्छ, नतिजा केन्द्रित हुनुपर्छ प्रशासनिक नेतृत्व असल हुनका लागि, होइन, अनिखेरि मात्रै। अनि यो ह्याभिङ एडिक्वेट क्यारेक्टरिस्टिक्स अफ प्रोफेसनलिजम, यो प्रोफेसनल क्यारेक्टरिस्टिक्स भएको हुनु पर्यो, व्यावसायिक चरित्रको हुनु पर्यो, आफ्नो कामको प्राविधिक पक्षको, प्रक्रियाको आदि सबैको राम्रो ज्ञान राख्ने खालको हुनु पर्यो, व्यावसायिक सक्षमता अथवा प्रोफेसनल क्वालिटी भएको हुनु पर्यो, होइन। थुप्रो छ, थुप्रो भन्न सक्नुहुन्छ तपाईँले, द लिडर सुड ह्याभ पोजिटिभ एटिच्युड एन्ड स्ट्रङ कमिटमेन्ट इन हिज रेस्पोन्सिबिलिटी, सकारात्मक सोच र कार्य जिम्मेवारी प्रतिको प्रतिबद्धता हुनु पर्यो, दरो प्रतिबद्धता हुनु पर्यो, होइन, अनि त्यस्तै गरिकन ओपन माइन्डेड हुनुपर्छ असल नेतृत्व भनेको जहिले पनि, होइन, असल नेतृत्व सुड फङ्सन एज ए गुड, यो के भन्छ, प्यारेन्ट्स अथवा गुड गार्जेनसिप, यो असल अभिभावकत्वको भूमिका खेल्ने पनि हुनुपर्ने हुन्छ, है, यस्ता खालका विशेषताहरू अथवा गुणहरू नेतृत्वमा हुनुपर्छ, निर्णय गर्ने गुण हुनु पर्यो, होइन, अनि ती गुण सहितको नेतृत्व विकासका लागि सुझाव दिनुहोस्। अब नेपालमा त्यस्तो नेतृत्व विकास गर्नु पर्यो भने चाहिँ के गर्नुपर्छ भन्न खोजे हो। अब त्यसका लागि त सबभन्दा पहिला नेतृत्व छनौटको क्राइटेरिया नै वस्तुगत हुनु पर्यो, होइन, अनि दोस्रोमा गएर यो नेतृत्व विकास तालिमको व्यवस्था गर्नु पर्यो, कर्मचारीहरूलाई फरक फरक भूगोल र फरक फरक सामाजिक सांस्कृतिक परिवेशमा गएर फरक प्रकृतिका काम गर्ने पर्याप्त अवसर दिनु पर्यो, जब रोटेसन हुनु पर्यो, सरुवा सबै क्षेत्रमा सबै पुग्ने गरिकन गर्नु पर्यो नेतृत्व विकास गर्न। अर्को चाहिँ पर्फमेन्स प्रोफाइलिङ, करियर प्रोफाइलिङ प्रणाली हुनु पर्यो, है, यो वृत्तिको अभिलेखीकरण प्रणालीको विकास गर्नु पर्यो, को मान्छे शाखा अधिकृतमा पदपूर्ति भयो त्यसपछि उसले के गर्यो त, कुन कुन वर्षमा कति पर्सेन्ट पर्फर्म गर्यो, बेरुजु कति सिर्जना गर्यो वा समाधान गर्यो घटायो, उसको नाममा कुनै उजुरी स्पष्टीकरण यस्तो खालको कारवाही केही भएको रेकर्ड छ कि छैन, अनि उसले वार्षिक कार्य सम्पादन कति गर्न सक्यो, यी सबै कुराको मापन गर्दै गर्दै गर्दै उसको एकदम कन्टिन्युस फाइल क्रिएट गर्नुपर्छ, त्यसलाई भन्छ करियर प्रोफाइल, लिडरसिप प्रोफाइलिङ गर्यो भनेदेखि पनि अनि नेतृत्वमा त्यस्ता गुणको विकास गर्न सकिन्छ वा सफल असल नेतृत्व बनाउन सकिन्छ होइन। अनि त्यसपछि गएर अर्को चाहिँ के हो त भन्दाखेरि अब नेतृत्व स्किलहरू बढाउनका लागि उसलाई पर्याप्त तालिम, अभिमुखीकरण, व्यवस्थापन विकासका कार्यक्रमहरू पनि हुनु पर्यो है। व्यवस्थापन विकास, तालिम, अभिमुखीकरण जस्ता कार्यक्रमहरूको पनि व्यवस्था गरियो भने अर्को चाहिँ सक्सेसन प्लानिङ हुनु पर्यो। सक्सेसन प्लानिङ भनेको कसैलाई पनि नयाँ काममा नेतृत्वमा लगेर टक्रक्क राखिदियो भने उसलाई क्यारियन गर्नलाई गाह्रो हुन्छ, तर चाहिँ आउटगोइङ नेतृत्वले इनकमिङ नेतृत्वलाई निश्चित अवधिसम्म त्यो नलेज ट्रान्सफर गर्नु पर्यो, इन्फर्मेसन ट्रान्सफर गर्नु पर्यो, भनेको आफूसँगै राखेर काम गरेर सबै कुरा बुझाएर ह्यान्ड ओभर गरेर जाने पद्धति सक्सेसन प्लानिङ, ह्यान्डिङ ओभर दि नलेज, प्रोसिजर्स एन्ड देन एक्सपिरियन्सेस एन्ड इन्फर्मेसन अफ ए पर्सन द्याट इज आउट गोइङ फ्रम ए पोजिसन टु द पर्सन द्याट इज इनकमिङ टु द्याट पोजिसन। यो प्रोसेस यो चाहिँ हुनु पर्यो नेतृत्वमा होइन। सक्सेसन प्लानिङ भनेको चाहिँ त्यो हो है। अब त्यस्तै गरिकन नेतृत्व हुनलाई चाहिँ वास्तवमा अलिकति ह्युमन रिसोर्स मोबिलाइजेसन क्वालिटी चाहिन्छ, स्किल चाहिन्छ, मानव स्रोत परिचालन क्षमता वा परिचालनको गुण हुनु पर्यो, अनि त्यसलाई के भन्छ मानिसको संवेगात्मक वा मानवीय पक्षलाई बोध गर्न सक्ने इमोसनल इन्टेलिजेन्सको नलेज हुनु पर्यो, र सँगसँगै उसँग सेन्स अफ ह्युमर पनि हुनुपर्छ। अब अहिले मान्छेहरू चाहिँ यो बोर हाकिमसँग बोरिङ फिल गरेर काम गर्न चाहँदैनन्, एकदम फ्रेन्डली रिलेसन राख्नु पऱ्यो सबअर्डिनेटसँग पनि, तर प्रोफेसनल रिलेसन राख्नु पऱ्यो फ्रेन्डली राखिरहँदाखेरि पनि, तर चाहिँ त्यो काम गर्ने वातावरणमा सेन्स अफ ह्युमर क्रिएट गर्ने, काम गरौँ गरौँ उसँग भन्ने बनाउने पनि हुनुपर्छ। सो यु क्यान राइट एनिथिङ होइन, यस्तो खालको चाहिँ गुणहरू हुनुपर्छ भनेर लेख्दै त्यो असल नेतृत्वमा हुनुपर्ने गुण नेपालको प्रशासनिक नेतृत्व यो, अनि ती गुण सहितको विकास गर्न के गर्नु पर्ला भन्ने त मैले अघि त्यसैमा धेरै कुरा भनिसकेँ दोहोरिएर। अब नेपालको प्रशासनिक नेतृत्वमा रहेका समस्या पहिचान गरी तिनको समाधानका लागि व्यवहारिक सुझाव प्रस्तुत गर्नुहोस् भन्दाखेरि चाहिँ अब हामी कहाँ के समस्या छ नेतृत्वमा, अघि निर्णयसँग मिल्दा जुल्दा समस्या धेरै हुन्छन्, यसमा पनि हामीले एउटा त पोजिसनल लिडरसिप छ हाम्रो है, नेतृत्व चाहिँ पदले सिर्जना गर्छ न कि गुणले होइन, उसमा चाहिने क्वालिटी एक्सपिरियन्स एक्सपर्टिज क्वालिफिकेसन भन्दा पनि पदमा गएपछि नेतृत्व भइहाल्न सक्यो, त्यसैले नेतृत्व इफेक्टिभ छैन। लिडरसिप इज समथिङ डिफरेन्ट, लिडर ए पर्सन टु बी ए लिडर मस्ट ह्याभ सर्टन क्वालिटिज इन हिम ओर हर, अब त्यो चाहिँ हामीले ट्रेन गरेर कोच गरेर अनुभवद्वारा आदिद्वारा बढाउन सकिन्छ, तर अब हामी कहाँ त्यस्तो गुणै विकास नगरिकन पोजिसनमा पुगेपछि स्वत नेता हुने त्यो समस्या छ। अर्को नेतृत्व मिन्स डिसिजन मेकिङ हो, सिनोनिमस टु डिसिजन मेकिङ भन्छ, तर अब हाम्रो नेतृत्वले अघि नै भनिहाल्यो निर्णय पन्छाउँछन्, ढिलो गर्छन्, गर्दै गर्दैनन्, गरे पनि क्राइसिसमा गर्छन्, त्यसैले इन्डिसिसिभनेस, डिले इन डिसिजन, क्राइसिस डिसिजन मेकिङ हाम्रो नेतृत्वको त्यो पनि समस्या हो। अर्को हाम्रो नेतृत्वमा माथि नै मैले भने नि नेतृत्व शैली चाहिँ अथोरिटेरियन खालको अटोक्रेटिक लिडरसिप चाहिँ स्टाइल छ, अप्रोच छ है, त्यसले गर्दा कर्मचारी कर्मचारीका बिचमा डिस्टेन्स क्रिएट हुन्छ, सही कम्युनिकेसन गर्न सक्दैन, तल तलको कर्मचारी डराउँछ होइन, अनि त्यो भएपछि उसले चाहिँ उसको कम्युनिकेसनलाई बुझ्दैन आदि इत्यादि समस्याहरू सिर्जना हुन्छ, त्यो खालको अटोक्रेटिक खालको र नन पार्टिसिपेटरी लिडरसिप छ, त्यो पनि अर्को समस्या हो भनेदेखि। अर्को चाहिँ हाम्रो नेपालको नेतृत्वमा भएको समस्या भनेको चाहिँ उनीहरू दे नेभर वान्ट फर एडप्टिङ चेन्ज एन्ड चेन्जिङ देम सेल्फ अकर्डिङ टु द चेन्ज द्याट अकर्स इन इन्भाइरोमेन्ट, परिवर्तनलाई ग्रहण गर्ने, आफूलाई परिवर्तन अनुकूल परिवर्तित गर्ने, नयाँ सोच प्रविधि अवधारणा के विकास भइराखेको छ त्यसको अध्ययन गर्ने र त्यसको परिपालना गर्ने गराउने त्योप्रति ध्यान दिँदैन, त्यसैले त्यस्तो नेतृत्वबाट चेन्ज, क्रिएटिभिटी, रिफर्म सम्भव हुँदैन अर्गनाइजेसनमा हामी कहाँ, त्यो पनि समस्या छ। अर्को चाहिँ हाम्रो लिडरसिप कस्तो छ त भन्दा केन्द्रीकृत मानसिकता बोकेको छ, सकेसम्म अधिकार प्रत्यायोजन गर्न रुचाउँदैन होइन, त्यो पनि समस्या छ। अर्को चाहिँ हाम्रो यो लिडरसिपहरूको कोलाबोरेसन र कोअपरेसनमा काम गर्ने प्रवृत्तिको कमी छ। आफूले एक्लै गरे गर्यो, अर्कोसँग कोलाबोरेट गरेर कोअपरेसन गरेर कोवर गरेर काम गर्ने प्रणाली चाहिँ छैन। साझेदारी, सहकार्य, होइन, समन्वय, यसमा चाहिँ नेपालको प्रशासनको लिडरसिप चुकेको छ वा कमजोर छ भनेर भन्नु पर्यो। अब लिडरसिपमा चाहिँ भाषिक समस्या, लेभल अफ कन्फिडेन्स, होइन, आत्मविश्वासको कमी, अनि त्यस्तै गरेर ह्युमन रिसोर्स मोबिलाइजेसन क्वालिटी अथवा कपेसिटीको कमी, यस्ता खालका कमजोरीहरू हामीले देख्छौँ नेतृत्वमा। यस्ता खालका चाहिँ समस्याहरू छन् र नेतृत्व चाहिँ अनियमितता, भ्रष्टाचार, अन्य किसिमका प्रभाव, प्रलोभन आदिमा पनि परेको वा त्यस्ता कुराहरूबाट पनि प्रभावित हुने गरेको हामीले पाउँछौँ। माथिल्लो नेतृत्व तहकै मान्छेहरू अख्तियार दुरुपयोगको कारवाहीमा परेका थुप्रै घटनाहरू छन्, अनि कोही चाहिँ कारवाहीमा नपरिकन प्रोटेक्ट भएर बसे पनि तिनीहरूका विषयका थुप्रै समाचारहरू चाहिँ मिडियामा आइराखेका छन्, होइन। भनेपछि त्यो खालको नेतृत्वमा चाहिँ त्यो पनि समस्या छ, अनियमितता, भ्रष्टाचार, अनि यो गिर्दो नैतिकता, सदाचारिता, निष्ठा जस्ता पनि समस्या छन्। अब नेतृत्वको चाहिँ यो कमिटमेन्ट र अकाउन्टेबिलिटी पनि पुअर छ, है, प्रतिबद्धताको स्तर र उत्तरदायित्व वहनको स्तर पनि कमी छ। यस्ता यस्ता थुप्रै समस्याहरू छन्, सुझाव चाहिँ त्यसलाई मिलाएर दिनुहोला। आज यति नै गर्नुपर्ने भयो। अब यो दुइटा एकदमै लामो लामो टपिक थियो, भोलि बाँकी चाहिँ सबै सकिन्छ। अब छोटो छोटो छोटो छोटो छ र हामीले पढिसकेको कुराहरू पनि छ, यो चाहिँ नयाँ सबै भएको भएर मैले अलिकति गरेँ। ल, अब पार्टिसिपेन्ट्सको क्वेसन लिने त टाइम छैन, एउटा क्वेसन चाहिँ कसैको छ भने सुनौँ, अनिखेरि सक्छु। गार्बेज क्यान मोडल अफ डिसिजन मेकिङ भन्छ, त्यो भनेको चाहिँ के हो भनेदेखि, तपाईँले निर्णय गर्ने बेलामा अघिका कुनै सिद्धान्त, चरण, स्टेप, अल्टरनेटिभ विकास एनालिसिस यस्तो कुनैले काम नगर्ने अवस्थामा तपाईँले सबै अल्टरनेटिभहरूलाई यो काम लाग्दैन वा लाग्छ त्यो नगरिकन एउटा बास्केटमा गार्बेज सरह फाल्नुहुन्छ। अब तपाईँलाई तत्कालै निर्णय लिनु पऱ्यो भने अब कहाँ त्यो प्रोसेस स्टेप वाइज एनालिसिसलाई यी अल्टरनेटिभ मध्ये एउटा लिने भनेर त्यहाँबाट झिक्नु भयो, त्यसैलाई कार्यान्वयन गर्नु भने त्यसलाई गार्बेज क्यान मोडल भनेर भन्छ। क्राइसिसको बेलामा काम लाग्छ, एकदमै सम्भावित अल्टरनेटिभहरूलाई यो गार्बेज गरिएर राखिया हुन्छ उसमा क्यानमा बास्केटमा, होइन, अनि तपाईँलाई चाहिँ कुनै निर्णय तत्कालै गर्नु पर्यो, केही न केहीलाई त आधार लिनु पर्यो त भन्दा लौ भनेर त्यहाँबाट जे आउँछ त्यो लिएर गर्ने कुरा चाहिँ गार्बेज क्यान मोडेल हो। अब क्राइसिसमा डिसिजन मेकिङ गर्दा गार्बेज क्यान मोडेलको प्रयोग पनि सर, जस्तो थ्योरी र प्रिन्सिपलमा के फरक छ, होइन, अनि जस्तो माथिको प्रिन्सिपल कतिको प्रयोग भएछ भन्दाखेरि हाम्रो त्यो पोइन्टमा लेख्ने कि प्याराग्राफमा लेख्ने? प्रिन्सिपल पोइन्टमा लेख्ने हो, है। प्रिन्सिपल भनेको एज्युम्सन हो, मान्यता हो, त्यसलाई प्रिन्सिपल भन्छौँ हामीले, है। थ्योरी भनेको त सिद्धान्तै हो फेरि नेपालीमा प्रिन्सिपल पनि, है, अनि तर चाहिँ त्यो अङ्ग्रेजीमा हेर्नु पर्यो। थ्योरी भन्यो भने ब्रोडर कुरा भयो, थ्योरी चाहिँ अब डिसिजन मेकिङ थ्योरी, पोलिसी मेकिङ थ्योरी यिनीहरू भनेको भने चाहिँ, अथवा थ्योरी अफ पब्लिक म्यानेजमेन्ट भन्यो भने चाहिँ, प्रिन्सिपल अफ पब्लिक म्यानेजमेन्ट भन्यो भने अब यो हायरार्की, चेन अफ कमान्ड, युनिटी अफ कन्ट्रोल, कोअर्डिनेट, यी कुराहरू पर्ने भयो। थ्योरी भन्यो भने चाहिँ साइन्टिफिक म्यानेजमेन्ट थ्योरी, एडमिनिस्ट्रेटिभ थ्योरी, ब्युरोक्रेटिक थ्योरी, बिहेभियरल थ्योरी भन्ने पर्यो। त्यसैले प्रिन्सिपल जहिले पनि पोइन्टमा लेख्नुपर्छ, व्याख्या गर्नुपर्छ। थ्योरी भन्यो भने धेरैवटा थ्योरी सोध्दैन सामान्यतया, धेरै सोधेको छ भने त्यसको एक एक लाइनमा इन्ट्रोड्युस मात्रै गर्ने नाम लेखेर धेरै चाहिँ एउटा सोध्छ वा के हुन् तीमध्ये नेपालमा के प्रयोग भएको भनेर सोध्छ। त्यो केमा केमा के प्रयोग भएको भन्यो भनेदेखि चाहिँ त्यो के अरे त्यो जुनलाई पिकअप गर्नुहुन्छ त्यसको अलिकति इलाबोरेट गर्नुपर्छ, तर एउटा मात्रै प्रयोग भएको हुन्छ भनेर चाहिँ भन्नुहुन्छ। त्यो कुरा पोइन्टमा लेख्ने कि प्यारेका पानिङ सर, त्यो थ्योरीको कुरा होइन होइन, त्यो नेपालमा कस के माथिको थ्योरी नेपालमा कतिको प्रयोग भएछ भन्दाखेरि एक दुई तिन चार गरेर लेख्ने कि प्यारेका पानिङ पोइन्टमै लेखेको आन्सर जहिले पनि पोइन्टमै लेख्यो भने बेटर हुन्छ, जाँच्नेलाई सजिलो हुन्छ नि त। लेख्नु त त्यो प्याराग्राफमा लेख्नुपर्ने नियमअनुसार त, तर यु क्यान राइट इन पोइन्ट, त्यो पनि समस्या छैन, जाँच्नेलाई सजिलो हुन्छ।